بسم الله الرحمن الرحيم ان الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا من يهدي الله فلا مضل له ومن يضلل فلا هادي له واشهد ان لا اله الا الله وحده لا شريك له واشهد ان محمدا عبده ورسوله وبعد فان خير الحديث كتاب الله وخير الهدي هدي محمد صلى الله عليه وسلم وشر الامور محدثاتها وكل محدثه بدعه وكل بدعه ضلاله وكل ضلاله في النار وقال عز وجل في القران المجيد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا ايها الذين امنوا اتقوا الله حق تقاته ولا تموتن الا وانتم مسلمون وقال يا ايها الناس اتقوا ربكم الذي خلق من نفس واحده وخلق منها زوجها بث منهما رجالا كثيرا ونساء واتقوا الله الذي تساءلون به والارحام ان الله كان عليكم رقيبا يا ايها الذين امنوا اتقوا الله وقولوا قولا سديدا يصلح لكم اعمالكم ويغفر لكم ذنوبكم ومن يطع الله ورسوله فقد فاز فوزا عظيما اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد اللهم بارك على محمد وعلى ال محمد كما باركت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي اما بعد تمام تعریفیں اس اللہ عز و جل کے لیے لائق و زیبا ہے جو تمام جہانوں کا بنانے والا اور اسے پالنے والا ہے اور درود و سلام اس کے آخری نبی محمد صلی اللہ علیہ وسلم پر۔ الحمدللہ ہم تمام یہیں ہفتہ واری درس قرآن کے لیے جمع ہوئے ہیں۔ انشاءاللہ عزیز اس مختصر سے وقت میں میں آپ تمام کے سامنے ایک ایسے عنوان پر روشنی ڈالنے کی کوشش کروں گا، وہ ایک ایسی چیز ہے جس سے ہم اپنے عام زندگی میں روز دو چار ہوتے ہیں، لیکن ہوتا یہ ہے کہ جب اس بات کو ہم سمجھ نہیں پاتے کہ یہ چیز ہمارے ساتھ کیوں ہو رہی ہے تو بہت ساری بار ہم جو غلط نتیجوں پر پہنچ جاتے ہیں اور غلط کبھی کبھار جو نتیجوں پر پہنچنے کے بعد غلط فیصلے لے لیتے ہیں، اور وہ ہے ایک انسان کا، ایک مومن کا، ایک مسلمان کا آزمایا جانا۔ آزمائشوں کے تعلق سے ہمارے پاس جو ہے بڑی افراط و تفریط، غلط فہمی کی جو امت مسلمہ شکار ہے۔ ایک تو وہ طبقہ ہے جو یہ کہتا ہے کہ آزمائشیں آنی نہیں چاہیے اگر ایک انسان سچا مومن ہے تو، اور ایک وہ طبقہ ہے جو افراد و تفرید کا شکار ہے، مطلب وہ کہتے ہیں کہ آزمائش جتنی آتی وہ ہمارے ہی کرنے کا نتیجہ ہے، مطلب ہم نے کچھ کیا اس لیے آزمائش آئی، لہٰذا اگر کوئی آزمائش میں ہو تو اس کی مدد بھی نہیں کرتے، کہتے تیرے اعمال کا یہ نتیجہ ہے، جبکہ اللہ رب العزت اپنے نیک بندوں کو آزماتا ہے۔ بہت ساری بار آزمائش کے معاملے میں، مصیبتوں میں مبتلا ہونے کے معاملے میں، پریشانی اور مشکلوں میں پڑ جانے کے معاملے میں، امت مسلمہ چونکہ اس کا صحیح عقیدہ نہیں جانتی کہ کیا کس وجہ سے یہ ہوتا ہے، نتیجتاً وہ ایسے فیصلے لے لیتے ہیں یا ایسے اعمال کر لیتے ہیں یا ایسی حرکات اور سکنات کر لیتے ہیں جس کے نتیجے میں وہ خود بھی بعد میں اپنی زندگی میں پریشان ہوتے ہیں اور دوسروں کو پریشان کرتے ہیں۔ تو یہ بات بڑی اہم اور ضروری ہے کہ آزمائش کیوں آتی ہے اس بات کو ہم سمجھیں۔ یہ بات بہت ضروری ہے کہ آزماتا اللہ کیوں ہے مومن بندے کو، وہ بات ہم سمجھیں۔ یہ بات ہمارے لیے بے انتہا ضروری ہے کہ آزمائش اور عذاب میں فرق کو ہم سمجھیں۔ ایک ہوتا ہے آزمائش اور ایک ہوتا ہے اللہ تعالیٰ کا عذاب۔ آزمائش اللہ تعالیٰ اپنے ان بندوں کے ساتھ کرتا ہے جن بندوں کو پسند کرتا ہے، محبوب رکھتا ہے، اور عذاب ان بندوں پر لاتا ہے جن کو وہ احکامات جاری کرتا ہے، لیکن ان احکامات کو چاہے پچھلے دور کا لے تو انبیاؤں کو بھیجتا ہے، انبیاء احکامات دیتے ہیں، وہ انبیاؤں کو جھٹلاتے ہیں، احکامات کو جھٹلاتے ہیں، حرام کام کا ارتکاب کرتے ہیں، حرام کام میں اتنے کثرت سے ملوث ہو جاتے ہیں کہ سارا سماج یا سماج کی اکثریت جو ہے گناہ میں ملوث ہوتی ہے، تو اللہ تعالیٰ ایسی قوم کو عبرت دینے، سزا دینے، دنیا اور آخرت میں انہیں مزہ چکھانے عذاب دے دیتا ہے۔ مثال قوم لوط، حرام کاری میں وہ نہیں رکی، اللہ نے عذاب دیا۔ مثال جو ہے فرعونی، فرعون اور اس کے لشکر، وہ ایمان نہیں لایا، اللہ نے غرق کیا۔ تو بہرحال کئی مثالیں قرآن کے اندر موجود ہیں ایمان لانے والوں کی آزمائش کی، اور ایمان نہ لانے کی وجہ سے، حرام کام کا ارتکاب کرنے کی وجہ سے، انبیاؤں کو جھٹلانے کی وجہ سے، کتابوں کو جھٹلانے کی وجہ سے، انبیاؤں کو قتل کرنے کی بنیاد پر اللہ تعالیٰ نے ان قوموں کو عذاب دیا، سزا دی دنیا کے اندر، اور وہ دنیا میں بھی سزا کے مستحق تھے اور آخرت میں بھی اللہ تعالیٰ ان کو سزا دیں گا۔ تو یہ بات بڑی اہم ہے، یاد رکھی آزمائش اس بات کو سمجھنا، اور یہ بات ہم جان لیں۔ جب اکثر ہوتا ہے آزمائش ایک مومن پر آتی ہے تو ہم سمجھتے ہیں یہ آزمائش نہیں ہے بلکہ یہ جو ہے جس کو ہم کہیں گے ایمان لانے کی وجہ سے آزمائش نہیں، بلکہ وہ سوچتے کہ ہم نے ایمان شاید نہیں لایا، یا نہ لاتے تو شاید اس آزمائش سے ہم بچ جاتے، مطلب کہ میں مسلمان ہوں نا اس لیے تکلیف آ رہی ہے، کاش کہ میں ایسا نہ ہوتا، مطلب، یا پھر وہ یہ سوچنے لگ جاتے ہیں کہ شاید اس کے ایمان میں کوئی کمزوری ہے، دوسرے لوگ ارے شاید اس کے ایمان میں کمزوری اس لیے آزمایا جا رہا ہے، शायद इसके ईमान में कमजोरी इसलिए जो इसके साथ फलां फलां चीज़ें हो रही है, जबकि हम इस बात को नहीं समझ पाते कि आजमाइश और ईमान का बड़ा गहरा ताल्लुक है। याद रखिए, बड़ा गहरा ताल्लुक, इतना गहरा ताल्लुक कि एक होता है तो दूसरा फौरन आ जाता है। अंबियाओं की जिंदगी वाकया था। तो सबसे पहले हम इस बात को समझ लें, क्योंकि बहुत सारी बार जब तकलीफें आती है, मुसीबत आती है, परेशानी आती है, आजमाइश आती है, तो बहुत सारे लोग डिप्रेस हो जा रहे हैं, गलत फैसले ले रहे हैं, हत्ता कि इस हद तक फैसले ले रहे हैं कि लोग अपनी जान ले ले रहे हैं। वो समझ रहे हैं कि जो है ये हमारे लिए बर्दाश्त के बाहर है। ये मैं मुसलमानों की बात कह रहा हूँ, इसलिए कि हमारा खिताब अभी इंसानियत से या गैर मुस्लिमों से नहीं है, ठीक है, मतलब सबसे नहीं है, मतलब सारे इंसानों से नहीं है, गैर मुस्लिम मुसलमानों से। तो मुसलमान ऐसे डिसीजंस ले रहे हैं कि मैं मर जाता हूँ, समझ रहे हैं, मतलब आजमाइश आई तो उसके अंदर सब्र करना छोड़कर कदम ये लिया जा रहा है कि शायद फलां फलां, या दूसरा आदमी कह रहा है तुम्हारे ईमान में कमजोरी दिख रही है इसलिए कि तुम पे तकलीफ आ रही है। देखो मैं तो कितना अच्छा है, मैं तो पहले ही बोला था आपको ईमानदारी मत रखो बिजनेस में इसलिए कि मुश्किल होती, देखो मैं तो कितना खुश हूँ आज ईमानदार नहीं रह के, और आपने ईमानदारी अख्तियार की और उस पर कोई आजमाइश आ गई चूंकि उसने ईमानदारी की बात की, और फिर जो है वो इंसान जो है परेशान हो जाता है। तो इस बात को सबसे पहले जो हम जान लें, इस बात को हम लोग गिरा बांध लें कि अल्लाह ताला उन्हीं को आजमाता है जिनसे मोहब्बत करता है, अल्लाह ताला उन्हीं को आजमाता है जिनसे वो मोहब्बत करता है। याद रखिए, आइए इसकी मिसालें मैं जो दो हदीसें आपके सामने रखता हूँ। जामे तिर्मिज़ी की रिवायत है, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाते कहते हैं, इन अल्लाह ताला इज़ अहब्ब क़ौमन इब्तिलाहुम, जब अल्लाह ताला किसी कौम से मोहब्बत करता है तो उसको मुबतिला कर देता है, इब्तिलाहुम, उनको आजमाइश में डाल देता है। जब अल्लाह ताला किसी कौम से मोहब्बत करता है तो उसे आजमाइश में डाल देता है। इसको यूं समझ सकते हैं आप कि एक इंसान को अगर कामयाब होना है तो इम्तिहान से गुजरना पड़ेगा, अगर इम्तिहान से गुजर के अपने आप को साबित करता है तो वो कामयाब इंसान कहलाता है। एक नौजवान, एक तालिब इल्म, एक स्टूडेंट है, बगैर एग्जामिनेशन के उस स्टूडेंट को आप कामयाब कैसे कहेंगे, बताइए। इम्तिहान से गुजरता है, आजमाइशों से गुजरता है, तकलीफ़ों से गुजरता है। जब इम्तिहान, आजमाइश, तकलीफ़ों से गुजरता है, जब उसके लिए नतीजा आता है, अच्छा याद रखिए, और जो उससे गुजरता नहीं है उसके लिए कोई नतीजा भी नहीं होता है। तो तकलीफ़ से गुजरना, आजमाइश से गुजरना, याद रखिए, हर कामयाबी, हर फतेह के दरवाजे को खोलती है। इंसान की पैदाइश आप देख लीजिए कितनी तकलीफ वाली है, उसकी पैदाइश तकलीफ उसकी माँ के लिए है ना, उसकी परवरिश की तकलीफ, जिसके नतीजे में वालदैन फिर बदला पाते हैं। तो दुनिया के अंदर कोई भी कामयाबी, कोई भी फतह याद रखिए आजमाइश के बगैर नहीं है। जंग बद्र हुई, मुसलमानों के लिए कड़ी आजमाइश, जानो माल तो दाव पर लगा था, अब जिस बस्ती में वो आकर रहे थे वो बस्ती भी दाव पर लगी हुई थी, है ना। जंग बद्र हो रही है, मुसलमानों को मक्का में तकलीफ हुई, अपनी बस्ती, घर बार, मालो दौलत छोड़कर आए, अब मदीने में आने के बाद फिर एक खतरा कि वो जंग करेंगे, अगर जंग हार जाते तो मदीना हाथ से चला जाएगा, है ना। तो आप देख रहे हैं आजमाइश, तो आजमाइश याद रखिए, किसी भी कामयाबी और फतेह के दरवाजे को अगर खोलना है तो आजमाइश उसकी पहली स्टेप है। बगैर आजमाइश के याद रखिए कोई फतेह, कोई कामयाबी ना किसी को नसीब हुई है ना नसीब होंगी, याद रखिए मुस्तकबिल। और अगर आप और मैं आजमाए जाते हैं तो ये बात भी हम जहन में रखिए, हम पहले नहीं है जो आजमाए गए और ना ही हम आखिरी जो आजमाए जाएंगे, हमसे पहले लोग आजमाए गए, हम आजमाए जाएंगे और हमारे बाद आने वाले ईमान वाले सारे के सारे आजमाए जाएंगे, याद रखिए। बहुत सारी बार मुसलमानों को काफिरों का आजमाइश में मुब्तला ना होना बड़ा परेशान कर देता, अरे हम ईमान लाए और गुर्बत की जिंदगी गुजारे, और वो देखो वो तो माल में बढ़ता जा रहा है, दौलत में बढ़ता जा रहा है, औलाद में बढ़ता जा रहा है, तो याद रखिए वो ईमान नहीं लाया तो उसके लिए ये जन्नत है, दुनिया काफिरों के लिए जन्नत है और मोमिनों के लिए हदीस माता कैद खाना है ना, इसलिए कि यहाँ उनको बहुत सारे लिमिटेशन है, ये मत खाओ, ये मत करो, ये मत कमाओ, ऐसा मत करो, ऐसा बहुत सारे लिमिटेशन, हराम हलाल की तमीज़ है काफिरों के लिए। तो काफिर के लिए जो है दुनिया ये जन्नत के मानिंद है, और मोमिनों के लिए याद रखिए कैद खाना है कैसे, तो मोमिनों की आज़ादी जन्नत के अंदर, याद रखिए। तो बहुत सी बार काफिरों की कामयाबी हमें परेशान कर देती है, जबकि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम क्या फरमाया, जब अल्लाह ताला किसी कौम से मोहब्बत करता है तो उसे आजमाता है, उसे मुसीबत में डालता है। दूसरी बुखारी की रिवायत में नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाते और कहते हैं, मैं युरिदिल्लाहु बिही खैरन युसिब मिन, जब अल्लाह ताला किसी के लिए खैर चाहता है तो उसको मुसीबत दे देता है, जब अल्लाह ताला किसी के लिए खैर चाहता है तो उसको मुसीबत दे देता है, मुसीबत देता है, उस मुसीबत में वो आदमी सब्र करता है, मुसीबत में वो सब्र करता है जैसा सब्र करने का हक है, तो अल्लाह रब्बुल इज्जत उसको बदले में खैर अता फरमाता है, युसिब मिन, उसको मुसीबत में डाल देता है, किसको, जिसको खैर देना चाहता है। आजमाइश किसकी करता है, जिसको पसंद करता है, اب اگر کوئی مومن بندہ آزمایا جا رہا ہے ایمان کی وجہ سے اور وہ یہ ڈیسیجن لے کہ میں سوسائڈ کر لیتا ہوں, اس کا مطلب اس نے آزمائش کو سمجھا نہیں, جس کے نتیجے میں اسے کیا لگ رہا ہے کہ مصیبتیں میرے برداشت کے باہر ہیں. اور یاد رکھیں, اللہ تعالیٰ جب کسی مومن بندے کو مصیبت دیتا ہے تو اتنی ہی مصیبت دیتا ہے جتنی وہ برداشت کر سکتا ہے. ایک انسان جب دوسرے انسان کو آزماتا ہے تو اتنا ہی آزماتا ہے جو اس کی برداشت کے لمٹ ہے. اسکول اور کالج میں سلیبس بنایا جاتا ہے تو اس لحاظ سے بنایا جاتا ہے جو اسٹوڈنٹ کے لمٹس ہے. امتحان جو ہوتے ہیں اس لحاظ سے لیے جاتے ہیں جو اسٹوڈنٹ کی صلاحیت ہے اور ان کی حدود اور ان کے لمٹس ہے, ہے نا. تو دنیا کے اندر آزمائش انسان جب انسان کو دیتا ہے تو حدود میں ہوتی ہے, لمٹس میں ہوتی ہے. اسی طرح اللہ رب العزت جو سب سے حکیم ذات ہے وہ بھی جب مسلمانوں اور مومنوں کو آزماتا ہے اتنا ہی آزماتا ہے جتنا وہ برداشت کر سکتے ہیں. اس لیے کہ اللہ رب العزت نے اس بات کا اعلان کر دیا, لا یکلف اللہ نفسا الا وسعها, اللہ کسی نفس کو اس کے برداشت کے یا برداشت کی طاقت سے زیادہ یا اس کی قوت اور صلاحیت سے زیادہ نہیں آزماتا. اس کی جتنی وسعت ہے, جتنی اس کی طاقت ہے, جتنی اس کی صلاحیت ہے, اللہ کی آزمائش اتنی آئیں گی, ایکسس میں نہیں آئیں گی. جب دنیا میں انسان انسان کو نہیں آزماتا اس کے لمٹ سے زیادہ, اللہ تعالیٰ کیسے کریں گے. اور جب آزماتا ہے اور مومن بندہ صبر کرتا ہے تو اللہ رب العزت اس کو بہترین بدلہ عطا فرماتا ہے. یاد رکھیے, آئیے آگے سنیے حدیث کے اندر جو الفاظ آتے ہیں. صحیح مسلم کی روایت ہے, نبی اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں, مومن کا معاملہ عجیب ہے. آپ صحابہ کے ساتھ بیٹھے تھے, آپ نے کہا مومن کا معاملہ عجیب ہے. صحابہ نے کہا کیسے عجیب ہے؟ آپ صلی اللہ علیہ وسلم فرما کہا, اگر اسے اللہ آسانی دیتا ہے تو یہ شکر ادا کرتا ہے اور یہ اس کے لیے خیر ہے, اور اگر اللہ اس کو آزمائش میں ڈالتا ہے تو یہ صبر کرتا ہے, یہ اس کے لیے خیر ہے, اور یہ معاملہ مومن کے علاوہ کسی کا نہیں. مومن دونوں ہی حالت میں فائدہ ہے. انسان کی دنیا میں دو ہی کیفیتیں, تیسری نہیں ملیں گی آپ کو, ایک سکون اطمینان والی اچھی زندگی گزارا اور دوسری پریشان حال والی آزمائش والی, ہے نا, دو ہی زندگی. تو اگر ایک مومن کو اللہ دنیا کی نعمت دیتا ہے وہ شکر ادا کرتا ہے وہ اس کے لیے خیر ہے, اور اللہ تعالیٰ مومن بندے کو آزماتا ہے اور اس پہ صبر کرتا ہے وہ اس کے لیے خیر ہے, اور یہ معاملہ مومن کے علاوہ نبی اکرم صلی اللہ علیہ وسلم اور کسی کا نہیں ہے. ایسی کیفیت صرف مومن کے لیے, کافروں کے لیے نہیں ہے. سمجھ رہا, ایسی کیفیت کے لیے نہیں. سمجھ آپ اس بات کو, اس بات کو ہم سمجھے یاد رکھیں کہ اللہ تعالیٰ اپنے پسندیدہ بندوں کو, اللہ تعالیٰ جن کو چاہتا ہے اس کو آزماتا ہے. تو لہٰذا اس آزمائش میں ہم کوئی غلط ڈسیجن نہ لیں, غلط فیصلے کی طرف نہ جائیں. جامع ترمذی کی روایت ہے, نبی اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں اور کہتے ہیں کہ آزمائش مومن پر آتے رہتی ہے, آزمائش مومن پر آتے رہتی ہے, اس کی جان میں اور اس کے مال میں آتی ہے, اس کی اولاد میں آتی ہے, حتیٰ کہ جب وہ اپنے رب کے پاس جاتا ہے اس پر کوئی گناہ باقی نہیں رہتا. آزمائش مومن پر آتی ہے, اس کی جان میں, مال میں, اولاد پر اتنی آتی ہے کہ جب اللہ کے پاس جاتا ہے اس پہ کوئی گناہ ہی باقی نہیں رہتا. تو آزمائش ایک طرح سے گناہ کے معافی کی وجہ ہے, آزمائش ایک طرح سے جس کو ہم کہیں گے سنس کے ایکسپیشن, جس کو کہیں گے گناہوں کے اپنے سے دور ہٹانے کی ایک وجہ ہے, جس سے ہمارے گناہ معاف ہو جاتے ہیں. ہم نہیں سمجھ پا رہے اس کو, میں غریب ہوں میں پریشان ہوں, اولاد بیمار ہے میں پریشان ہوں. پریشان ہونا انسانی فطرت ہے, لیکن اس کے لیے شرعی حدود اور لمٹس ہے. یہ پریشانی کی آہو بکا, جزا اور فضا, سمجھ رہا, رونا دھونا کی بس ہمارے ساتھ ہی ہو رہا ہے, ٹھیک ہے. اسی طرح جو جزا اور فضا ہمارے ساتھ ہی ہونا تھا کہ ہم ہی ملے تھے کہ اللہ تعالیٰ کو, دل تو چاہتا ہے خودکشی کر لینا اس بری حالت اور اس بری زندگی کے معاملے میں. آپ اندازہ لگائیں ایمان والے کیسے کیسے آزمائیں گے, کس کس طرح سے آزمائیں گے اور کتنے کتنے سالوں تک آزمائیں گے. ان واقعات تو قرآن میں آپ پڑھ لیجیے, پتہ چلے کتنے سالوں تک بلکہ صدیوں تک لوگوں کو اللہ نے آزمایا. اس لیے کہ جس کو پسند کرتا آزماتا ہے, جس سے گناہ معاف کرنا چاہتا ہے اس کو آزماتا ہے, اور جس کے ساتھ خیر کا معاملہ کرنا چاہتا ہے اس کو آزماتا ہے مصیبت دے کر. اس چیز کو ہم سمجھ نہیں پا رہے. تو اب اگر میں غریب ہوں تو بھی خوش رہیے, یہ کہ آزمائش اللہ تعالیٰ اس کا بدلہ دیں گے. اگر میں مالدار ہوں تو بھی خوش رہیے, چونکہ کبھی کبھی مالداری بہت ساری مصیبتیں لاتی ہے, تو بھی اس کا حق ادا کیجیے اور خوش رہیے کہ اللہ نے مجھے دیا. اگر میں رنگ میں کم ہوں تو بھی خوش رہیے کہ اللہ نے مجھے جیسا بنایا سب سے. اگر میں زیادہ ہوں تو تکبر میں مت جائیے, اس کو بھی اپنے لمٹ میں لائیے, اس لیے یہ بھی میرے لیے خیر. سمجھا, کوئی تکلیف مجھے پہنچ رہی ہے تو بھی اللہ کی طرف جو ہے صبر کا معاملہ رکھیے کہ اللہ اس پر میں صبر کرتا ہوں, اور اس کو ہٹانے کی کوشش کیجیے اس تکلیف. سمجھ رہے بات کو؟ تو ہر حالت میں اپنے آپ کو اطمینان میں رکھیے, خوش رہیے کہ اللہ تعالیٰ نے مجھے جیسا رکھا سب سے اچھا رکھا ہے. تو پھر شکر کا مادہ جاگیں گا, صبر ہمارے اندر آئیں گا, آزمائشوں میں کھڑے اتریں گے, اور جب ہمارے رب سے ملیں گے ان آزمائشوں کے بدلے ہمارے گناہ ہمارا رب معاف کر چکا ہوں. اس بات کو سمجھنا آج کی جدید دنیا میں اس جسو کہیں گے سوشل نیٹورکنگ کی اور تیز رفتار سے بڑھنے والی دنیا میں, معلوم کتنے تیز رفتار سے دنیا آج بڑھ رہی ہے, اتنے تیز رفتار سے آج دنیا بڑھ رہی ہے کہ سن 2000 سے پہلے دنیا میں جتنی نالج اور جتنا ڈیٹا تھا, سن 2000 سے لے کر 16 سال میں اس سے ڈبل نالج دنیا نے پیدا کیا ہے صرف 16 سال میں. और हर रोज हम कई सदियों का डेटा रोज पैदा कर रहे हैं, तो ये एक नॉलेज एक्सप्लोजन है अंदर की। हो क्या रहा है, वहां की एक चीज आ गई, अरे कितने मालदार लोग, कितनी अच्छी गाड़ियों में घूम रहे, कैसे रह रहे, देखो हमारे साथ ही ये होना था, अरे देखो इनके बच्चे ने ये कर लिया, मतलब हर चीज को देखकर आ रहे। आप आजमाइशों को, मुसीबतों को, परेशानियों को जो रब दे रहा है उसको वैसे झेलने की कोशिश नहीं करे, जबकि अल्लाह ताला ने जो है जितने उसके नेक बंदे थे उनको बहुत आजमाया अंदर की, बहुत ज्यादा नेक बंदे सबसे ज्यादा अल्लाह के आजमाए जाते हैं। आइए इस ताल्लुक से जो है एक रिवायत आपके सामने रखता हूँ जो इब्ने माजा की है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाते और कहते हैं, सबसे ज्यादा जो इंसानों में आजमाए जाते हैं वो अंबिया है, फिर उलमाए हक है। सबसे ज्यादा जो इंसानों में अल्लाह आजमाता है वो अंबिया है, फिर उलमाए हक है, फिर सालहीन है। इनमें से कुछ के जिस्म पर कीड़े पड़ गए और इसकी वजह से वो मर गए। कुछ के जिस्म पर कीड़े पड़ गए जिसकी वजह से वो मर गए। अगर आज किसी इंसान को दीनदार उसके आंग में कीड़े पड़ जाए, अल्लाह रहम करें, हम क्या बोलेंगे, हाँ बहुत बड़ा था, गुनाहगार होगा इसलिए ऐसा हुआ। हम आजमाइश और आजाब या सजा का फर्क नहीं समझ पाते। दीन पर चलने की बुनियाद पर जो तकलीफें आती वो आजमाइश, और दीन को छोड़ने की बुनियाद पर जो मुसीबतें परेशानी आती वो सजा होती है। तो कुछ ऐसे थे जिसके जिसमें कीड़े पड़ गए और वो मर गए उस वजह से। फिर आगे आपने फरमाया, कुछ को अल्लाह ने जो है गुर्बत से आजमाया कि इन्हें पहनने को कुछ नहीं था सिवाय एक टाट के, टाट समझते ना, थैला, जिनको पहनने को कुछ नहीं था सिवाय टाट के। और टाट मैं समझता हूँ उस जमाने में भी और आज भी सबसे सस्ती चीजें जो खरीदी जा सकती है। आज भी टाट का थैला 5 रुपए में आता है, लेकिन इतना बड़ा होता है, कभी 10-20 रुपए का ले लो तो आप पूरा कपड़ा आंग ढाक सकते हैं, कोई उसको पहनता नहीं है अंदर की, है ना। तो सिवाय टाट के, इतने गरीब थी कुछ नहीं था सिवाय टाट पहनते थे समझ। लेकिन वो इस आजमाइश में इतने खुश थे जितने तुम सुकून में भी खुश नहीं रहते हो। लेकिन चूंकि वो जानते थे ये उनके रब की तरफ से आजमाइश है, वो इतने सेटिस्फाइड थे, वो इतने खुश थे जितने आप फरमा रहे तुम जो सुकून में भी नहीं खुश होते हो, तुम्हारे सुकून के मुकाबले में वो ज्यादा खुश थे। आज हमारा हाल क्या है, सहाबा की जिंदगी देख लीजिए आप, खाने को नहीं है, पहनने को नहीं है, 3-3 साल के बायकॉट हो रहे हैं। बायकॉट की कैफियत यह है कि उस बायकॉट के अंदर सहाबा कहते खाने कुछ नहीं था, कभी कभार कोई कुछ रिश्तेदार दोस्त अहबाब कहीं से लाकर डाल देते तो उतना खाने को मिल जाता है ना। फिर वो बायकॉट के अंदर ये हो रहा है कि खाने को जब नहीं होता तो पत्ते जलाते, पत्ता सीधा तो इंसान नहीं खा, सूखे पत्ते होते, पत्ता जला के राख खाया करते थे पानी के साथ, चमड़े जला के राख, वो चमड़े की राख खाया करते और पानी पिया करते थे। सहाबा के अख्वाल मौजूद है, आजमाएंगे, कभी नहीं बोले कि अच्छे खासे थे, अब ईमान लाए तो देखो क्या मुसीबत आ गई, कि जानवरों का पत्ता हम खा रहे हैं जला के रो भी, क्योंकि पत्ता आप कच्चा नहीं खा सकता इंसान, बहुत मुश्किल होती है। अल्लाह ने उसके दांतों में वो सलाहियत नहीं दिया कि उसको खाए, और हजम करने के लिए वो सलाहियत नहीं होती, और उस पर खजूर का पत्ता हो तो फिर नामुमकिन है कि इंसान के लिए, तो जला लो तो राख कम अज कम पेट को भर तो देती है, समझ रहे आप। तो ऐसे आजमाएंगे, लेकिन कभी भी उन्होंने आजमाइश में ये जाहिर नहीं किया कि हमारे साथ ये हो रहा है। मैं ये बात क्यों कह रहा हूँ, आज अल्लाह ने हमें लाख नेमत देने के बाद भी जो हमारी कैफियत है ना, ये बहुत खतरनाक कैफियत है। एक मरतबा एक शेख को किसी ने कॉल किया और कॉल करके सवाल किया, वो अफ्रीका के एक ऐसे इलाके से कॉल कर रहा था जहाँ बहुत गुर्बत है, बहुत गुर्बत है, ठीक। उसे किसी तरह से जो उसने बात करने की कोशिश की और ये सवाल अपना जो है फ़ोन के ज़रिए रखा, सवाल उसका ये था, और साहिल ने ये सवाल किया उस शेख से जिससे बात कर रहा था रमज़ान से मुतालिक, और सवाल किया, क्या अल्लाह ताला मेरी सहरी को कबूल करेगा जबकि मैं उसमें कुछ भी नहीं खाता हूँ, समझ रहे हैं, या मेरे रोज़े को कबूल करेगा जबकि मैं उसमें कुछ नहीं खाता हूँ, ना सहर में कुछ खाता हूँ ना इफ्तार में कुछ खाता हूँ। मतलब सहर कब शुरू होती है और इफ्तार कब ख़त्म होती है, हमको खाने को नहीं है तो ना शुरुआत में कुछ है ना खाने, रोज़े को तोड़ते हैं ना, मतलब इफ्तार करते हैं रोज़े को तोड़ना है, तो मैं वो नहीं कर पाता हूँ, तो क्या अल्लाह हमारे रोज़े कबूल करेंगे, किस गुर्बत का आलम है, ना सहर में खाने कुछ है तो पता नहीं रोज़ा कब चालू हो रहा है, मतलब रोज़ा ही है, और ना इफ्तार में कुछ खाने को, तो पूछ रहे कि अल्लाह हमारा रोज़ा कबूल करेगा, ना सहर करते हैं ना इफ्तार करते हैं। तो ऐसे भी लोग हैं, लेकिन हमको वो लोग नज़र नहीं आते, वो लोग नज़र आए तो उन पर अल्लाह का अज़ाब है, इसलिए वैसे हैं वो, हम आजमाइश वाले कैफियत भूल गए। और याद रखे, जब कोई कौम आजमाइश से गुजरना नहीं चाहती तो फिर उसका जवाल शुरू हो जाता है, उसका जवाल शुरू हो जाता है, क्योंकि वो कौम जो आजमाइश नहीं गुजरना चाहती वो सारी दुनिया के लिए एक आसान चीज़ बन जाती है, मानो। और जब जो कौम आजमाइश से गुजर कर निकलती है उस कौम से दुनिया डरती है, याद रखिए, समझ रहे बात। तो ये बात बड़ी अहम है, अल्लाह की नाशुक्री हम छोड़ें اور آزمائشیں مصیبتیں تکلیفیں جو ہم کو آتی ہیں ان آزمائشوں مصیبت اور تکلیف میں اللہ سے دعا مانگے اور جو ہے وہاں وہ کرے جو ہمیں کرنے کا حق یاد رکھے, وہ نہیں جو آج کل ہم کر رہے یاد رکھے. تو یہ بڑی اہم چیز تھی اس بات کو ہم سمجھیں. تو اللہ تعالیٰ نیک اور صالحین کو, صلحاء کو, انبیاء کو, نیک لوگوں کو آزماتا ہے, کسی کو قید کے ذریعے آزماتا ہے, کسی کو بھوک کے ذریعے آزماتا ہے نا, کسی کو اولاد کے ذریعے آزماتا ہے, کسی کو علاقے اور ماحول کے ذریعے آزماتا ہے نا, کسی کو بیماریوں کے ذریعے آزماتا ہے, کسی کو دنیاوی نعمتوں کے زوال مطلب پہلے تھی اور اب چلی گئی یا تھی نہیں کمی سے آزماتا ہے, کچھ بھی ہو سکتا, کسی کو ڈسیبلٹی جسمانی کمزوریوں سے آزماتا ہے, ہاتھ پیر آنکھ ناک کان عقل کا چلے جانا ڈسیبلٹی اس سے آزماتا ہے, کسی کو فتنے اور فساد والے علاقوں میں جو ہے پیدا کر کے یا وہاں بھیج کر آزماتا ہے نا. تو اللہ تعالیٰ مختلف لوگوں کو مختلف طریقوں سے آزماتا تھا, آزما رہا ہے اور آزماتا رہے گا, اس لیے کہ اسی ٹیسٹ سے پاس ہو کر ہم کھڑے اترنے والے ہیں اور اللہ تعالیٰ دیکھنا چاہیں گا کہ میرے مومن بندے نے جب دعویٰ کیا ایمان کا تو کیا یہ کھرا اترتا ہے اپنے دعوے پر یا یہ صرف لفظی دعویٰ ہے اس کا. اس بات کو ہم جو ہے بہت اچھے سے سمجھے یاد رکھیں. تو مصیبتیں تکلیفیں یہ اللہ کی طرف سے ہوتی ہیں, اللہ ان کو آزماتا جن کو پسند کرتا ہے. اللہ تعالیٰ نے پچھلی قوموں کو آزمایا, آزمائش کے دور سے ابھی قومیں گزر رہی ہیں اور آنے والے دور میں بھی اللہ لوگوں کو قیامت تک آزماتا رہے گا. قرآن کا اگر مطالعہ کرے, ایوب علیہ الصلوۃ والسلام کا واقعہ لے, بیماری کے اعتبار سے بیماری میں وہ کیسے آزمائیں گے, لیکن کبھی بھی بیماری میں آزمائش میں انہوں نے اللہ کی ناشکری نہیں کی, سمجھ رہا, اللہ کی ناشکری نہیں کی. حال کا میں ایک واقعہ بتاتا ہوں, اللہ ان پر رحم کرے, ان کی مغفرت کرے, وہ انتقال کر گئے. حال کا ایک واقعہ بتاتا ہوں, ایک نوجوان جو اپنے زندگی کے 10 سے 12 یا 15 سال سے ایک ایسی بیماری میں ملوث تھا کہ جس بیماری میں اس کی جلد جو ہے نکل گئی تھی, اور اندازہ لگا جلد نکلنے کے بعد سیدھا اگر کسی کی مسلس ایکسپوز ہو جائے تو کتنی تکلیف ہوتی ہے, جیسے زخم جیسے, ویسی بیماری میں 10 سے 12 سال گزارے, ہر روز ایسی تکلیف تھی کہ اس نے ایک بار جو ہے کال کیا اور آفس میں مجھ سے پوچھنے لگا, کیا میرے لیے یہ جائز ہے کہ میں کسی ڈاکٹر کے پاس جا کر زہر کا انجیکشن لے کے اپنے آپ کو ختم کر لوں, اس لیے کہ میں ہر روز کئی موت کے برابر جو ہے مرتا ہوں. میں نے کہا اس کی اجازت تو نہیں, آپ صبر کیجئے. اور وہ کہ کتنے سالوں سب کہہ رہے ہیں, نہ وضو کر سکتا ہوں, حالت ایسی ہے, نماز وغیرہ پڑھتا ہوں, وضو کر سکتا, تکلیف کا یہ عالم دیکھا, جلد نکل جائے کسی کی اور کھلا ہو جائے, کسی تکلیف میں انسان جیتا ہوں گا. تو ایسی کئی, پھر بہرحال بعد میں نے کہا نہیں یہ نہیں, آپ صبر کیجیے, فلاں فلاں بران, حال کی بات ہے کچھ ماہ پہلے, پھر تھوڑے دن پہلے, کچھ روز پہلے مجھے پتا چلا کہ ان کا انتقال ہوگا, انَ اللہ بن راجون. لیکن بہرحال موت بھی ان کے لیے ایک آزادی تھی ایک قسم کی. لیکن بہرحال دیکھیے, اس تکلیف میں اس نے ناشکری کی ایک بھی کلمہ ادا نہیں کیا, صرف شرعی مسئلہ پوچھا تھا, کیا مرسی ڈیتھ ہو گیا نا, آج کل گورنمنٹ نے بھی اس کو کی کہ کچھ لوگ جو اس شدت تکلیف میں ہوتے ہیں کہ وہ مانگتے ہیں کہ ہمیں موت دے دی جائے, تو کیا مرسی ڈیتھ میرے لیے شریعت میں اس کی کوئی گنجائش ہے؟ تو میں نے کہا مرسی ڈیتھ جیسی کوئی چیز, رحم سے مار دینے جیسی کوئی چیز اسلام میں نہیں ہے, لہٰذا تم صبر کرو, انتظار کرو, اللہ تعالیٰ جب بہتر سمجھیں گا وہ چیز تمہیں دے دیں گا, جو چیز تمہارے لیے فائدے مند ہے, چاہے وہ صحت ہو چاہے وہ موت ہو, کیونکہ صحت بھی اس کے لیے فائدے مند تھی اور موت بھی اس کے لیے فائدے مند تھی جس تکلیف میں وہ تھا, اور اللہ نے اس کے لیے وہ بہتر سمجھا موت, سمجھ رہا بات کو, نوجوان تھا, نکاح وغیرہ کچھ بھی نہیں ہوا تھا. تو اندازہ لگائیے, تو مصیبت اس کی ایک شکل, بیماری ایوب علیہ الصلوۃ والسلام اس کی جیتی جاگتی مثال ہے, قرآن پڑھ لیجیے معلوم ہو جائیں گے. اسی طرح جو ہے طویل عرصے تک اولاد کی وجہ سے آزمائے جانا, ہوتے ہیں نا لوگ اولاد کی وجہ سے آزمائے جاتے, تو ان کے لیے مثال ہے یعقوب علیہ الصلوۃ والسلام جو سالوں تک اپنے بیٹے یوسف کے لیے روتے رہے, ہے نا, بلکہ مفسرین لکھتے اتنا روئے اتنا روئے اتنا روئے کہ آنسو بہنے بہنے سے آنکھوں کی بینائی چلے گئی. تو طبیب نے ڈاکٹرز نے کہا جو بیماری ان کو ہو گئی تھی کہ آپ اونٹ کا گوشت نہ کھایا کریں, یہ ساری باتیں کوئی حدیث سے نہیں ہے لیکن تفسیر میں لوگ لکھتے ہیں, تو آپ نے اونٹ کا گوشت کھانا بند کر دیا, اور اسی بنیاد پر یہود بھی اونٹ کا گوشت نہیں کھاتے تھے مدینہ کے, جب نبی اکرم صلی اللہ علیہ وسلم آئے اور صحابہ اونٹ کا گوشت کھاتے تو وہ کہتے تم کیسے ہو سکتے ایمان والے, یعقوب علیہ السلام تو اونٹ کا گوشت نہیں کھاتے تھے, اسرائیل, ان کا نام اسرائیل تھا نا, یعقوب ان کے بیٹوں کو بنی اسرائیل کہا تھا. تب یہ اس کی مفسرین لکھتے ہیں اس کی شرح میں کہ اصل بات یہ تھی کہ یعقوب علیہ السلام ان کی شریعت میں حرام نہیں تھا ان کو, ان کی بیماری کی وجہ سے, تو اتنا روئے اپنی اولاد کے لیے کہ بینائی چلے گی, مطلب بیٹے سے آزمائے گئے نا. ہوتا ہے نا کچھ لوگوں کے بچے ہیں لیکن ایک طرح سے جیلوں میں قید ہیں, تو بھی دور ہیں ان سے, कुछ है पता नहीं, जिंदा है नहीं है, कहीं घरों से गुम गए और चले गए, पता नहीं कहाँ चले गए, मिलते नहीं हैं। तो याकूब अलैहिस्सलाम जीती जागती मिसालें औलाद की तकलीफ से आजमाए गए। ठीक, इसी तरह अगर आप ले लें कैद का मामला, जेलों में डाल दिए गए, तो यूसुफ अलैहिस्सलाम बगैर किसी जुर्म और क्राइम के, विदाउट एनी रीजन, विदाउट एनी, जिसको हम कहेंगे कोई क्राइम, जेल के अंदर डाल दिए गए। सिर्फ अपने आप को अच्छाई पे कायम रखने के लिए आप जेल में गए। इसीलिए जेल में हर जाने वाला बुरा इंसान नहीं होता। बहुत से लोग होते हैं ना जेल से गुजरे बच्चे, बोलते हैं बुरे लोग रहते, नहीं बोलना चाहिए, क्योंकि जेल में एक तो बुरा भी जाता है और सबसे अच्छे भी जेल में जाते हैं। इसके लिए तारीख हमारे पास गवाह है। यूसुफ अलैहिस्सलाम गए जेल के अंदर, और कई लोगों को, अंबियाओं को, बनी इसराइल के जेल में डाला गया। कुरान में बहरहाल वाकयात नहीं, लेकिन आप अगर बाइबल का मुताला करें तो मिलता है, कैदों में रहे, जेलों में रहे। तो बहरहाल तो जेल में डाला गया। तो यूसुफ अलैहिस्सलाम मिसाल है। आपने कोई जजा और फजा, मेरे साथ ही होना था क्या, क्या लगी है, छोटा था तो भाइयों ने कुएं में फेंक दिया, कुएं से किसी ने निकाला तो मार्केट ने फरोख्त कर दिया, मार्केट ने बिकता हूं तो अजीज मिस्र खरीदता है, वहां रहकर उसके लिए खिदमत करता हूं तो उसकी औरत मुझे बुरी नजर डालती है, उससे बचना चाहता हूं तो अल्लाह मैं जेल में आ गया। मतलब आप देखिए लाइफ बचपन से लेकर पूरी जवानी तक कहां गुजर रही है, लोगों की साजिशों के अंदर, लोगों का जानी नुकसान, मतलब जिंदगी से आपको महरूम कर देने की कोशिशों के अंदर, उसके बाद गुलामों के जैसा मंडियों में बिकने के अंदर, उसके बाद जिसके घर में आके खिदमत करते हैं उसकी औरत बुरी नजर डालती है उस पर, उससे बचने जाते हैं तो जेल में चले जा रहे हैं। कोई जजा फजा नहीं, कोई अहबुका नहीं, जो है अल्लाह की तरफ से। ठीक, इसी तरह अगर देखें सख्तियां जो बादशाह और सलातीन अपनी कौमों पर, लोगों पर डालते हैं, तो मूसा अलैहिस्सलाम को ले लीजिए कि उनके ऊपर और उनकी कौम पर किस किस्म से फिरौनियों ने शिद्दत के साथ तकलीफ पहुंचाई। होता है ना, आज भी दुनिया में ऐसे कई इलाके हैं जहां मुसलमानों पर जुल्म हो रहा है, ईमान वालों पर जुल्म हो रहा है। बनी इसराइल उनके लिए मिसाल है कि जब वो ईमान लाए मूसा अलैहिस्सलाम पर, या जब उन्होंने जो है आज़ादी अपनी मांगी, फिरौनियों ने क्या जुल्म किया उन पर, गुलामी में उनको रखा, उनके बेटों को ज़ुबह कर देते थे, कितनी सख्त आजमाइशों से गुजरे हैं। समझ रहे हैं बात को, इस बात को समझने की जरूरत याद रखें। खुद नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी ले लीजिए, 40 साल जिंदगी किस अंदाज से गुजरी है। सहूलतों और चीजों की कमी एक अलग चीज है, लेकिन उसके अलावा 40 साल जिंदगी एक इत्मीनानी जिंदगी थी आप सल्लल्लाहु अलैहि वसल्लम की। एक तरह से सहूलतें बहुत कम थी, चीजों की कमी एक अलग चीज है, लेकिन 40 साल के बाद जब आप पर वही नाजिल हुई, आपने नबूवत का दावा किया, उस घड़ी से लेकर जो तकलीफें और जो परेशानियां आपको उठाना पड़ी, जिसकी कोई इंतिया नहीं, एक नबी होने के बावजूद, इस मुकाम पर होने के बावजूद कोई गाली देता है आपको, गाली देंगे, कोई रास्ते चले तो काहिन कहता है, काहिन नुजूमी जादूगर साहिर कहता है, कोई इंसान जो है आपको मजनून कहता है, मजनून जिस पर जिन सवार हो, पागल जो हो जाता है, तो कोई मजनून कहता है, तो कोई जादूगर कहता है, तो कोई गाली देता है, तो कोई काहिन कहता है। ठीक है, इसी तरह कोई है जो आपको शायर कहता है, हाँ ये शायरी करता है जो कुछ पढ़ता है कुरान, नौजबिल्ला, तो कोई शायर कहता है, इतने इल्जाम आप पर एक के बाद लग रहे हैं। कोई ये समझता है कि शायद किसी खूबसूरत औरत के लिए सब कराया जा रहा है तो ऑफर दिए जा रहे हैं, कोई ये समझता है कि शायद इसको लालच है कि अरब के बादशाह बने तो ऑफर दिया जाता है। लेकिन उसके बाद भी आप देखिए जिस्मानी तौर से आपको तकलीफ दी जाती है, कोई गले में कोई चीज डाल के खींच लेता है, तो कोई लाकर ऊंट की गिलाजत, उसकी वजड़ी जो होती है ना, वो गिलाजत जिसमें होती है, लार्ज इंटेस्टाइन जिसको बोलते हैं, वो ला के सर पे रखता है, बहुत वजनी होती है, गंदगी भी है उसके अंदर, वजन भी है उसके अंदर, कि आप सज्जे से उठ ही नहीं पा रहे क्योंकि वो पीठ पे रख दिया किसी ने, सजदे की हालत में थे, तो ऐसे आजमाए जा रहे हैं। लेकिन इसके बाद भी आप कोई जजा और फजा, कोई आहर बुका, कोई परेशानी नहीं देखते हैं, बल्कि इतना सुकून इत्मीनान, जितना अल्लाह हम पर रहम करे सारी सहूलत होने के बाद उतने सुकून इत्मीनान में नहीं हम। क्या आज हम इत्मीनान सुकून में हैं, ये हमारा दीन को छोड़ने का नतीजा है जो हम परेशान, दीन को इख्तियार करने से आजमाइश आती वो भी है, लेकिन दीन को छोड़ने की वजह से परेशानी आती है और मुसीबतें वो भी है, उसको भी याद रखना है। ठीक है, सहाबा को ले लीजिए, इसके बाद अंबियाओं के वाकयात हो गए, सहाबा को ले लीजिए, सहाबा कैसी कैसी आजमाइशों से गुजरे, याद रखें किस किस तरह से आजमाए गए। कोई सहाबी है, दो ऊँटों के बीच में दो पैर बांध दिए जा रहे हैं, एक ऊँट इधर भगा दिया जा रहा है, दूसरा ऊँट उधर भगा दिया जा रहा है। कोई सहाबी है, सहाबिया है बल्कि जो है सुमैया रज़ी अल्लाह अन्हा, ये पहली शहीद है इस्लाम के लिए, है ना, किसी का पैर खोल के जो है पेट के अंदर जो है बर्छी नेजा जो तलवार जो भी अल्फाबरी नोकीली चीज डाल दी जा रही, इंसान मर जा रहा है। तो किसी को बाजार में लाकर जानवर के साथ सलूक किया जा रहा है, तो किसी को रोज कोयलों के ऊपर लिटा दिया जा रहा है जिससे उसकी चर्बी जो है जिस्म से निकलकर उस पर गिरती है और कोयले बुझ जाते हैं, ऐसे वाकयात हैं। तो कोई ऐसा है कि जिसको गरम तेल का अलाव डाल के उसमें फेंक दिया जा रहा है, पिछला खड़ा है, पिछला साहबी देख रहा है कि रजी अल्लाह उनके आगे वाला गिर रहा है, वो अंदर गिरता है, हड्डियों और गोश अलग हो जाता है तेल में गिरते, कोई फर्क नहीं पड़ता। तो कोई रास्ते में लाकर फांसी दे दिया जा रहा है सबके ऐलान करके कि ये था जिसने ईमान लाया, अभी भी अगर छोड़ देता है ईमान तो छोड़ देंगे, नहीं ईमान नहीं छोड़ सकता, कम से कम इतना सोच ले कि मोहम्मद तू कोई तकलीफ पहुंच जाए तुझे खुशी हो, तो कहा मैं तो ये भी नहीं सोचता कोई कांटा लगे और मैं सुकून से बैठा, उसको फांसी दे दी जाती है। ठीक, तो किसी को जो है औबाज किस्म के बच्चों के जो है गले में रस्सी डाल के छोड़ दिया जाता है, बिलाल रजी अल्लाह वो लेके गली गली घूम रहे एक इंसान को, तो किस साथ ये सलूक। बहरहाल मुख्तलिफ किस्म की तकलीफें हैं, लेकिन वो सारे लोग जानते थे ये आजमाइश है। पहाड़ के जैसे जमे हुए थे, उनके रब की नुसरत और फतेह उनको मिली। फिर मैंने कहा ना, हर आजमाइश के बाद ही नुसरत और फतेह, कामयाबी और मदद का दरवाज़ा खुलता है, इसके बगैर नहीं होता है, ये बात याद है। और आजमाइश इंसान को सिखाती है, एक मजबूत इंसान बनाती है। अल्लाह रब्बुल इज्जत की सुन्नत और ये तरीक़ा रहा है पिछली कौमों के साथ भी और हमारे साथ भी। अल्लाह ताला कुरान में एक जगह फरमाता है, सूरह यूसुफ सूरह नंबर 12 आयत नंबर 110 में अल्लाह फरमाता है, यहाँ तक कि जब रसूल बिल्कुल नाउमीद हो गए और इन्होंने गुमान किया कि इनसे यकीनन झूठ कहा गया था, तो इनके पास हमारी मदद आ गई। अंबियाओं को अल्लाह ने वादा किया कि उनकी मदद नुसरत की जाएंगी, जब वो आजमाए गए तो इतने परेशान हो गए, ऐसा लगा कि अल्लाह की मदद नहीं आने वाली है, हमसे झूठ कहा गया, तो तब अल्लाह की मदद और नुसरत उन तक आ पहुंची, फिर जिसे हम चाहते थे वो बचा लिए गए, हमारा आजाब मुजरिम लोगों से हटाया नहीं जा सकता। फिर जिसको हम चाहते थे बचा लिया, और जिसको अल्लाह ने मुजरिम थे जो अल्लाह के, अल्लाह ने उनको सजा दे दी। समझ रहे इस बात? तो ये बड़ी अहम चीज़ है याद रखिए, आजमाइशों को समझना, या उसके मानने वाले उन अंबियाओं की समझ बैठे कि हमसे जो है कोई वादा जो किया गया था सही वादा नहीं था, बल्कि एक जगह तो कहा मता नसरुल्लाह, अल्लाह की मदद कब आएंगी, पूछने लगे, अल्लाह की मदद उसके बाद आ गई। तो आजमाइश है याद रखिए, ये अहम फेज है याद रखिए, और जब कोई कौम इसके लिए रेडी नहीं होती ना तैयार, तो वो कौम जो है जवाल पजीर हो जाती है, और जो कौम इसके लिए रेडी होती है तैयार होती है वो कौम दुनिया में उरूज पाती है याद रखिए। ये बात बड़ी अहम है, इसलिए कि आज देखिए आप सोफिस्टिकेशन जदीदियत के अतबार से अमेरिका कितना आगे है, मिलिट्री एक माइट है, मिलिट्री पावर है, सुपर पावर नंबर 1 है, लेकिन उसके बावजूद भी उसकी फौज में मरने का जज्बा नहीं। आज तक दुनिया में कोई भी जंग वो ज़मीन पर उतर के नहीं जीत सके, दूर से सब कुछ करते हैं, ज़मीन पर उतरने की ताकत नहीं, चूँकि आजमाइशों से वो गुजरना नहीं चाहते हैं। समझ रहे हैं? जो कौम आजमाइशों से गुजरती है वो बहुत कुछ कर पाती है अदर की, और जो आजमाइशों से डर कर पीछे हट जाती है वो दुनिया में भी कुछ नहीं कर पाती, क्योंकि फतेह और नुसरत भी उसके साथ नहीं होती है। इसी तरह अल्लाह रब्बुल इज्जत सूरह अनाम सूरह नंबर 6 आयत नंबर जो 34 में 34 में फरमाता है, कहता है वलकद कुज़िबत रुसुलुम मिन क़ब्लिक, ऐ नबी आपसे पहले भी जो रसूल थे वो झुठलाए गए, फसबरु अला मा कुज़िबु, तो उन्होंने सब्र किया जबकि वो झुठलाए गए, हालांकि वो नबी है लेकिन उनको झुठलाया गया, उन्होंने उस मामले में सब्र किया जिस चीज़ के मामले में झुठलाए गए थे, वो उज़ू सब्र किया कि वो झुठलाए गए और उनको अज़ियत दी गई उस पर भी वो सब्र किया, हत्ता आता हूँ नसरुना, जब तक कि अल्लाह की मदद उनके पास ना आ गई। वो अम्बिया थे, आजमाए गए, उन्होंने सब्र किया आज लोगों की तकलीफ़ों पर और अज़ियतों पर, और उसके बाद अल्लाह की मदद आ पहुँची। और यकीनन आपसे पहले कई रसूल झुठलाए गए, तो इन्होंने इस पर सब्र किया कि वो झुठलाए गए और उन्हें अज़ियत दी गई, यहाँ तक कि इनके पास हमारी मदद आ गई। तो अल्लाह की मदद और नुसरत तभी आ सकती जो मैंने कहा ना, जब हम आजमाइश के लिए रेडी नहीं होंगे और एक इत्मीनान वाली ज़िंदगी गुजारने का हम फैसला कर लेंगे और आने वाली आजमाइशों को अपने खिलाफ समझेंगे, बल्कि आने वाली आजमाइशों को हटाने के लिए खुदकुशी जैसी चीज़ों का, अपने आप को ख़त्म करने के इरादों का, बस्ती और शहर और ईमान छोड़ने की नीयतें कर लेंगे, मुसीबतें यकीन हट जाएंगी, लेकिन आखिरत के अतबार से आप नाकाम हो जाएंगे। याद रखिए, और आज हम में से अक्सर यही चाहता है, सबसे ऐश और इशरत वाली ज़िंदगी, बिना किसी तकलीफ के ईमान पर भी चले और आखिरत भी मिल जाए। हालात ऐसे ही है याद रखिए, है ना। बहुत सारे लोग होते हैं दुआ करते हैं, अल्लाह इस मुसीबत को हमसे हटा दे और इसके लिए हमारे अंदर ऐसे ऐसे लोग पैदा कर जो इस मुसीबत से हमको दूर ले जाए, है ना। मुसलमान मुसीबत ज़दा है, परेशान हाल है ममालिक में, दुआ हो रही है अल्लाह फिर भेज दे कोई सलाउद्दीन अय्यूबी, है ना, लेकिन मेरे घर में नहीं पैदा होना, पड़ोसी घर में पैदा होना, इसलिए कि मैं तकलीफ़ नहीं उठा सकता हूँ जो उन लोगों ने उठाई। ये एक अलग चीज़ है, यही हाल है हमारा आज, यही हाल ही नहीं है हमारा आज, ठीक। ये काम बहुत गलत हो रहा है, इसके खिलाफ बोलना चाहिए। तुम क्यों नहीं बोलते? नहीं मैं नहीं बोल सकता, तुम बोलो। क्यों आप क्यों नहीं बोल सकते? इसलिए कि मैं आजमाइशों में नहीं उठते रहना चाहता। आप बोलिए, आप देख लीजिए, हमारा हाल यही है नहीं। दीन के बुनियाद पर नहीं, हम तो दुनिया की बुनियाद पर कोई मुसीबत लेना नहीं चाहते। कोई आदमी अगर गढ़े में गिरावा, मैं उसको नहीं उठा सकता हूँ, इसलिए नहीं कि उसकी मदद नहीं, इसलिए कि वो गढ़े में गिरावा, उसके कपड़े गंदे हो गए, उसको निकालूंगा, मैं गंदा हो जाऊंगा। छोटा सा हमको ये काम भी नहीं करना। बाकी आजमाइशें और मुसीबतें तो एक बहुत हायर फेज है जो ईमान की वजह से आती है, जो लोअर लेवल पर आ सकती है वो भी बर्दाश्त करने को हम तैयार नहीं। बताइए, बूढ़े माँ बाप को इंसान छोड़ना चाहता आज के दौर में अपने घर से दूर, एक कोई बूढ़ा घर में, ओल्ड एज होम में, क्यों? इसलिए कि उनसे आने वाली आजमाइश और परेशानियों को हम नहीं उठाना चाहते हैं, है नहीं। औलाद हमारी बिगड़ते जा रही है, क्यों? उनकी तरबियत हम करना नहीं चाहते। माहौल हमारा खराब होते जा रहा, क्यों? हम अपने इस्लाह नहीं करना चाहते। क्योंकि मैं शुरू होंगे तो लोग मुझे ये बोलेंगे, वो बोलेंगे, वो बोलेंगे, ये होंगे, वो होंगे, ऐसा होंगे, वैसा होंगे, जान दो और छोड़ दो। तो हम तो लीस्ट लेवल में कोई मुसीबत उठाने को तैयार नहीं, हाइएस्ट लेवल तो उसका छोड़ दीजिए। सहाबा की जिंदगी नमूना हमारे लिए याद रखिए, असहाब रसूल की जिंदगियां, इसके अलावा सलफ सालहीन की जिंदगियां, उलमाए हक की जिंदगियां, और उनसे ऊपर आप जाते जाइए अम्बियों और रसूल की जिंदगियां, ये हमारे लिए नमूना है। नमूना है, नहीं नमूना है, नमूना है, याद रखिए नमूना है। ईसा अलैहिस्सलाम की मिसाल ले लीजिए आप, जब आप आए और यहूद जो मुसलमान थे, असल उन्होंने अपना नाम मुसलमान पसंद नहीं किया और यहूद पसंद किया। यहूद जो मुसलमान थे उस वक्त के, उन्होंने शिर्क और कुफ्र को इख्तियार कर लिया था। ईसा अलैहिस्सलाम आए, और उन्होंने तालीमात को पाक कर दिया, तौरात की तालीमात को जो करप्ट और उन्होंने बिगाड़ दिया था, उसमें तहरीफ की थी, उसमें वज़ा किया था, अपने तरफ से बातें मनगढ़ंत डाल दी थी। ईसा अलैहिस्सलाम ने आके जब पोल खोली एक तरह से, वजाहत की, तहरीफ को अलग कर दिया, हक को अलग कर दिया, तौहीद को वाज़ेह कर दिया, तो पूरी की पूरी यहूदियत इनके पीछे पड़ गई। मुसलमानों में एक नबी आया, यहूदी मुसलमान थे उस जमाने के, उनमें एक नबी आता है, हक बात कहता है, तो वो कौम किस तरह से तकलीफ देती है ईसा अलैहिस्सलाम को, सिर्फ किस वजह से? क्या वो नहीं पहचानते थे ईसा अलैहिस्सलाम नबी हक है? पहचानते थे, वो पहचानते थे ईसा अलैहिस्सलाम को, वो पहचानते थे यहया अलैहिस्सलाम को, लेकिन उसके बावजूद भी उन्होंने जो उनके खिलाफ मकर की, चालबाजी की, हत्ता के कत्ल करने का मंसूबा बनाया, अल्लाह रब्बुल इज्जत तय कर चुका था कि तुम ये हरकत करोगे गलीज, और उसके बाद अल्लाह तय कर चुका था कि फिर हम तुम्हें आजमाएंगे। इसके बाद फिर अल्लाह ताला ने ऐसा आजमाया और अपने ऐसे बंदों को उनके खिलाफ भेजा, आजमाइश तो नहीं कहना चाहिए, बहरहाल ऐसी उनको सजा दी सख्त, और अपने ऐसे बंदों को इनके पास भेज दिया जिन्होंने फलस्तीन पर हमला किया। और उस जमाने में टाइटस नामी एक बादशाह जो यूनान का था, उसने सन 70 ईस्वी में हमला किया, और 70 ईस्वी में हमला करने के बाद वो हाल किया उसने कि पूरे जो फलस्तीन को बर्बाद कर दिया, मस्जिद अक्सा को उसने ढा दिया, और पूरे इनको ग़ुलाम बनाकर अपने साथ यूनान ले गया, और बाकी जो भाग सके तो भाग हो लिए, निकल पड़े, उसको कहते डायस्पोरा, यहूदी जो भागे ना पूरे दुनिया में। और फिर 1924 में आके इन्होंने फिर जमा होना शुरू किया, कहाँ जमा होना शुरू किया? फलस्तीन के अंदर वापस, जिसको वो इसराइल बनाना चाहते हैं। ये जब की बात है, तो अल्लाह वादा कर चुका था उनसे, तुम ये हरकत करोगे, हम अपने लड़ाके बंदे, सूरह बनी इसराइल की इब्तिदा पढ़ लीजिए, सारी तफसीलात मिल जाएंगे, हम अपने लड़ाके बंदे तुम्हारे खिलाफ भेजेंगे, वो ऐसा घुसेंगे तुम्हारे घरों के अंदर घुस जाएंगे, और दुश्मन ऐसा अटैक करेगा कि तुम्हारे घर भी सेफ नहीं रहेंगे। हुआ, लेकिन उसके बाद भी उस कौम ने तौबा नहीं की। फिर उनको एक और मौका दिया गया नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की जो है बासत के बाद, फिर तौबा कर लो, फिर मौका है, फिर नबी हक आ गए, और इस नबी की वजाहत भी तुम्हारी किताब, उनकी किताब मौजूद थी, ईसा अलैहिस्सलाम की जैसे थी, वो जानते थे ये भी नबी हक है, इस नबी पे एक वही उतरेंगी, वो एक कलाम, एक किताब लाएंगा, उसकी एक शरीयत होंगी अपनी, सब जानते थे, क्योंकि मूसा अलैहिस्सलाम वादा कर चुके थे, तौरात के कुछ नुस्खों में अभी भी वो बातें बाकी थी कि एक नबी आएगा जो मुझसे होगा, मुझ जैसा होगा, मूसा अलैहिस्सलाम कह रहे मुझ जैसा एक नबी होगा। वजाहत की गई कहाँ से आएगा, किस लोकेशन से, किस जगह पर, किस इलाके में, सारी चीज़ें बताई गई। और यहूदी इतना प्रिसाइसली, इतना बारीकी से जानते थे इसके ताल्लुक से, एक सहाबी रसूल फरमाते हैं, और वो कहते हैं کہ زید بن ثابت رضی اللہ فرماتے ہیں کہ جب میں چھوٹا تھا تو مدینے میں یہودی کچھ جو ہے نبی کی ایک آنے کی بشارت دیا کرتے تھے، تو میں جب وہاں سے گزر رہا تھا ایک مرتبہ تو ایک شخص نے کہا کہ اتنے دن سے آ کے تم واعظ و نصیحت کا عرب تھا، وہ یہودی آ کے ان کو واعظ کرتے تھے، اتنے دن سے بولتے ہو، کب آئیں گا آخر؟ تو اس یہودی نے ان کی طرف اشارہ کر کے کہا اس لڑکے کے بالغ ہونے سے پہلے وہ نبی آ جائیں گا۔ تو وہ انتظار کر رہے تھے کہ اس یہودی نے کہا نا، اور یہودیوں کو وہ اہل کتاب مانتے تھے کہ یار ان کے پاس کتاب ہے، تو وہ کہتے ہیں میں انتظار کر رہا تھا۔ پھر جب نبی اکرم صلی اللہ علیہ وسلم آئے تو میں جھاڑ پر چڑھ کے بیٹھ گیا پہلے سے دیکھنے کے لیے کہ کون آنے والا، چونکہ اتنی پریسائسلی وہ جانتے تھے کہ اس لڑکے کے بالغ مطلب 10-11 سال کے ہونے سے پہلے وہ نبی آنے والا ہے، اتنا پن پوائنٹ بولتے نا جس کو، ایک ہوتا ہے کہ ایک سرسری وضاحت کہ ایسا ایسا ہوں گا، اور ایک پن پوائنٹ ڈسکرپشن ایسا ہی ہوں گا، اتنا ان کو تھا کہ ایک یہودی عالم کہہ رہا ہے کہ اس بچے کے بالغ ہونے سے پہلے، اتنا پریسائز ڈسکرپشن تھا۔ پھر آنے کے بعد کیا کیا؟ نہیں مانے، اور پھر سزا کے مستحق بن گئے۔ یاد رکھیے، ایمان لاتے تو صحابہ کے ساتھ ہوتے، آزمائشوں میں ہوتے، اللہ کے چہیتے ہوتے اور کامیاب ہو جاتے، لیکن پسند کیا؟ مخالفت کرنا۔ یاد رکھیے، تو صحابہ کی زندگیاں اس کے لیے ہمارے لیے نمونہ ہیں، اچھے لوگوں کی زندگیاں نمونہ ہیں۔ تو آزمائشیں مومن کی زندگی میں آتی ہے، آتی ہے، آتی ہے، اور یہ فتح کے، کامیابی کے اور کامرانی کے دروازے کھلتی۔ یاد رکھیے، اگر ہم نے اس آزمائش کے اس بات کو، اس کی اہمیت کو نہ سمجھا، ویسے واقعات تو اتنے ہیں قرآن کے، اتنے ہیں قرآن کے، خود قرآنی واقعات اور خود نبوی واقعات، مطلب نبی اکرم صلی اللہ علیہ وسلم کی زندگی سے، پھر صحابہ کی میں سمجھتا ہوں کچھ واقعات بھی لوں گا، کتنا بھی وقت نہیں پورے گا، اتنے واقعات، اتنے عجیب و غریب قربانی کے واقعات، اتنے عجیب و غریب، اولاد سے دوری کی قربانی کے واقعات۔ ام سلمہ رضی اللہ عنہ ایمان لائی، ام سلمہ رضی اللہ عنہ ایمان لائی، اور اپنے بچے کو جب لے کر چلی، مکہ والوں نے بچے کو رکھ لیا، کہا کہ ابو سلمہ ہم میں سے تھے، وہ انتقال شہید ہو چکے تھے، ایمان پہ ہی شہید ہوئے تھے، ہم میں سے تھا، بچہ وہاں رہ گیا، اور ماں مدینہ چلی گئی۔ اندازہ لگا، ام سلمہ اتنی تڑپتی رہی اپنے بچے کے لیے، اتنا روتی اور روز مدینہ کے باہر جا کر روتی، حتیٰ کہ پھر مکے والوں کو رحم آ گیا کہ چھوڑ دو، لے جا کے چھوڑ دیا۔ اندازہ لگائی، بچے کی جدائی برداشت کر رہی۔ ایک صحابی نکلتے ہیں، صہیب رومی رضی اللہ، تو قوم کہتی ہے، مکے والے کہتے ہیں تم تو روم سے آئے تھے، مال و دولت تو ہماری زمین پر کمایا، یہ نہیں لے جا سکتے ہو۔ تو صہیب رومی کیا کہتے ہیں، کیا میں اگر پوری مال و دولت یہیں چھوڑ دوں تو کیا تم مجھے کرنے دوں گے؟ تو مکی والوں کیا لگا، اگر ہاں بولیں گے تو صہیب شاید نہیں بول دیں گے، چونکہ مال و دولت کون چھوڑتا ہے، تو کہا ہاں، تو کہا پوری رکھ لو، میں چلا، چونکہ وعدہ کر چکے تھے نہیں پھر سکتے، چلے گئے۔ تو کوئی مال چھوڑ کر جا رہا ہے، کوئی ایمان کے لیے اولاد چھوڑ کر جا رہا ہے، آزمائے جا رہے ہیں نا اسے، کوئی اپنے شوہر سے الگ کر دیا جا رہا ہے، ہے نا، شوہر قید میں ہے مکے والوں کے پاس، بیوی مدینے میں ہجرت کے بعد، یا پھر بیوی مدینے میں نہیں، ہجرت کر کے اس کو جو حبش جانا پڑ رہا ہے، یا پتہ نہیں اور کہاں کہاں لوگ نکلے تھے۔ کسی کا حال یہ ہے کہ یہاں سے نکلا ہے وہاں نہیں پہنچ سکتا، بہت ساری تکلیفیں تھیں صحابہ کو، لیکن کبھی بھی آپ ان کے چہروں پر کوشچن مارک نہیں دیکھیں گے اس آزمائش کی وجہ سے۔ تو جو تھوڑی بہت تکلیفیں مجھے اور آپ کو آتی ہے نا، جس بھی ریلیکس، جس کو کہوں گا کچھ بھی نہیں، کچھ بھی نہیں، ان کی تکلیفیں یاد کریں گے، یہ مسئلہ حل ہو جائیں گے۔ اب مجھ پر اور آپ پر پریشانی آ گئی، مصیبت آ گئی، تو کیا کرنا ہے؟ پہلا کام، آزمائش آتے ہی صبر کرنا ہے، اور آزمائش آتے ہی تب ہی صبر کرنا ہے۔ آپ کو اس بات کو غور سے سنیے، وقت کے ساتھ صبر سب کو آ جاتا ہے، اس وقت کرنا یہ اصل ہے۔ نبی اکرم صلی اللہ علیہ وسلم مدینہ میں گلی سے گزر ایک جگہ سے، اور ایک عورت ایک خبر پر روتی بیٹھی ہوئی ہے، آپ آ کر کہتے ہیں اے عورت اللہ کر تقوی اختیار کر، ڈر اختیار کر اور صبر کر۔ وہ عورت نہیں جانتی تھی نبی اکرم صلی اللہ علیہ وسلم کو، کہا جاؤ بڑی باتیں کر رہے ہو، کھڑ رہ کر میرا کیا نقصان ہوا، تمہیں کیا پتا، اور مجھے صبر کہہ رہے ہو۔ نبی اکرم صلی اللہ علیہ وسلم خاموشی کے ساتھ وہاں سے چلے گئے۔ پیچھے سے صحابہ آئے اور کہا اے عورت تو پاگل ہوگی، تجھے عقل ہے، تو نے کیا کیا؟ کہا کیا کیا؟ وہ نبی اکرم صلی اللہ علیہ وسلم تو اس نے کہا مجھے بالکل نہیں پتا تھا، وہ اللہ کے رسول ہے۔ اٹھی فوراً بھاگی، جا کر کے اللہ کے رسول صلی اللہ علیہ وسلم معافی چاہتی ہوں آپ سے، میں نہیں پہچانتی تھی آپ کو۔ آپ نے فرمایا صبر تب ہے جب واقعہ ہوتا ہے، اس لیے کہ عمر کے ساتھ، زندگی کے ساتھ تو صبر سب کو آ جاتا ہے۔ میری اولاد مجھ سے آج چھن گئی تو آج صبر ہے، 10-20-50 دن بعد تو سب کو صبر آ جاتا ہے۔ میرے گھر کا کوئی انتقال کر گیا تو صبر آج ہے، چونکہ 10-12-15 دن بعد تو سب کو صبر، یا سال بھر بعد تو سب کو صبر آ جاتا ہے۔ صبر تب ہے جب وہ واقعہ ہوتا ہے۔ تو جب آزمائش آئے تو کیا کرنا ہے؟ صبر، صبر، یہ سب سے اہم چیز ہے۔ یاد رکھیں، ٹھیک ہے۔ دوسرا، अल्लाह से मदद तलब करना है दुआओं के जरिए, अल्लाह से मदद तलब करना है दुआओं के जरिए कि ये मुसीबत आई है अल्लाह इसको हमसे दूर कर, ये जो परेशानी आई इसको दूर कर, इस आजमाइश में हमको खरा उतार, इस आजमाइश को दुनिया और आखिरत में मेरे लिए फायदे का जरिया बना और कामयाबी का जरिया बना। तो दूसरी चीज सब्र के बाद मदद तलब करना अल्लाह ताला से। तीसरी चीज जो है डट कर हिम्मत के साथ उस मुसीबत का आजमाइश का सामना करना जो अल्लाह ताला ने दी है और अल्लाह ही उसको हटा सकता है, याद रखिए। डट कर उन मुसीबतों का, उन परेशानियों का हिम्मत के साथ जिसको कहूंगा सामना करना, याद रखिए, ठीक है। चौथी चीज जो है अल्लाह से अजर तलब की नियत के साथ उस मुसीबत का आपको सामना करना है कि अल्लाह इस मुसीबत के बदले तुझसे मैं अजर तलब करता हूं। समझ रहे आप? ईमान के बाद आप इस मुसीबत के बदले अल्लाह से अजर तलब करें, अल्लाह मैं इस मुसीबत को खामोशी से बर्दाश्त करूंगा, तुझसे मैं तवक्को और उम्मीद करता हूं, तो इसके बदले में मुझे कुछ ना कुछ देगा, खाली हाथ नहीं जाने देगा। समझ आप? तो मुसीबत का अजर तलब कीजिए अल्लाह से। इसी तरह जो है शैतान को आपको वहां बहकाने या कमजोर करने का मौका ना दीजिए, किसी भी तरीके से शैतान को आपको बहकाने या कमजोर करने का मौका ना दीजिए। इसलिए मैं बार बार कहता हूं मुसलमान वो है जिसका ईमान तंदुरुस्ती में जैसा होता बीमारी में भी वैसा ही होता है, मालदारी में जैसा होता तो गुर्बत में भी वैसा ही होता है, अपने जमीन पे जब होता है तब जैसा होता है, जब दूसरी जमीन पे जाता है तब भी वैसा होता है, वो मोमिन नहीं है सच्चा, याद रखे। जिसका ईमान तंदुरुस्ती में तो अलग हो और उसके बाद बीमारी में बदल जाए, तंदुरुस्त है तो अल्लाह का शुक्र है, बीमार हो जाए तो फला फला दरों पर जाकर जो उसका इलाज तलब किया जा रहा है, ईमान नहीं है ये, ईमान नहीं, समझ रहा। तो इस मौके पर आजमाइश परेशानी मुश्किल के शैतान को मौका ना दे आपको बहकाने का या गुमराह करने का, याद रखिए, और आपको कमजोर करने का। डर जाइए, मुसीबत अल्लाह की तरफ से है, मैं इस पर सब्र करूंगा, लेकिन एहतजाब जरूर कीजिए, ये मुसीबत है, आजमाइश है या अजाब अल्लाह का, इसका एहतसाब जरूर कीजिए, इसको एहतसाब कीजिए, कहीं मेरा दीन को छोड़ने से तो नहीं मसला हो रहा है, ये दीन पर चला, एहतसाब जरूर कीजिए, वरना पता चला है तकलीफ अजाब और आप आजमाइश समझ रहे हैं, इस बात को समझिए। इसी तरह जो है आजमाइश या मुसीबत को हटाने की अपने से कोशिश करिए, ये मुसीबत आई है उसको हटाना है, वरना आप ये समझेंगे मुसीबत आई आजमाइश है तो हटाने की कोशिश करना है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम सहाबा मुसीबतें आई आजमाइशें आई लेकिन उन्होंने हत्तल इम्कान कोशिश की उसको हटाया भी जाए, जहां सब्र किया अल्लाह की तरफ से उसको माना, वहीं हटाने की बिल्कुल कोशिश की, अल्लाह से दुआएं की उसके खिलाफ कि अल्लाह इसे हमसे दूर कर दे, ठीक है। इसी तरह जो आजमाइश के हटने के बाद अल्लाह का शुक्र अदा करें, आजमाइश के आपसे हटने के बाद अल्लाह ताला का शुक्र अदा करें कि अल्लाह तूने ही आजमाइश दी थी और तूने ही इसको हमसे हटा दिया, उसका शुक्र अदा करें। इसी तरह जो है किसी को हम जो है आजमाइश में देखे तो इसकी ज़रूर मदद करें। बहुत से लोग सवाल करते हैं जलजला आया तो जलजले में मुतासिर लोगों क्या मदद करना, चूंकि जलजले अजाब है, क्या मदद करना चाहिए, जलजले अजाब है। तो याद रखें जलजले जिनके लिए अजाब थे वो तो खुद इंतकाल कर गए, जो बचे हैं अल्लाह ने चूंकि बचा लिया, मदद करना तो भाई आप, ये भी तो आप सोचें, ये भी तो आप सोचें, मदद करना याद रखें। तो बहुत सी बार हम क्या करते हैं किसी पे आजमाइश आई तो हम मदद नहीं करते, तो मदद कीजिए ऐसे किसी शख्स की अगर वो आजमाया जा रहा है जो आपकी तरफ से हो सकता है, इसलिए कि हो सकता है उस मदद से अल्लाह ताला आपकी मगफरत कर दे, उस मदद से अल्लाह ताला चूंकि आपने जरिया बने उसकी उस तकलीफ को हटाने का, अल्लाह ताला आपको अजर दे, ठीक है। ये हर किस्म से हो सकता है, छोटे से छोटे लेवल से लेकर बड़े से बड़े लेवल तक, एक जानवर को पानी पिलाना भी इसमें शामिल हो सकता है, एक इंसान को रास्ते को इधर से उधर जो है क्रॉस करा देना, रास्ता पार करा देना भी हो सकता है, एक इंसान का चंद रुपये देकर उस या कुछ दवाएं देकर या कुछ कपड़े देकर या अच्छी कुछ ना हो सके तो एक अच्छी मुस्कान देकर खुश होकर हंस कर देख कर थोड़ी बात करना भी इसमें शामिल हो सकता है। मदद कीजिए ऐसे लोगों की अगर आपको मिलते हैं मुसीबत ज़दा परेशान या आजमाइश में मुब्तला लोग। इसी तरह जो है मुश्किलों से ही जो है गुजर कर जो है इंसान जो है कामयाबी के रास्ते तक पहुँचता है, या अल्लाह ताला मुश्किलों से गुजार कर ही एक मोमिन के लिए कामयाबी के दरवाजे खोलता है। लिहाजा इस मुश्किल और मुसीबत को अल्लाह की तरफ से आजमाइश को अपने लिए एक टेस्ट इम्तिहान समझे और इस इम्तिहान के नतीजे से खुश होइए कि आज आज रात है तो रात के बाद क्या आता है, दिन आना ही है, समझ रहे आप। तो मुसीबत का आना अलामत है कि राहत आप आसानी आपसे करीब है, नुसरत आपसे करीब है, फतेह आपसे करीब, अल्लाह की मदद और कामयाबी आपसे करीब, नए रास्ते आपके लिए खुलने वाले हैं। समझ रहे हैं बात को? तो इस चीज़ को अगर मुसलमान समझ ले तो वो किसी आजमाइश पर जजा और फजा, कंप्लेनिंग, आहबुका, रोना, देखिए तकलीफ़ से रोना आना एक अलग चीज़ है, लेकिन ये जो रोना होता है ना, ये अपने आने वाली आजमाइश के लिए शिकायत के माने में होता है, हम ही मिले थे क्या, हमारा ही था क्या, हमारे ही बच्चे थे, समझ रहे हैं? तो इस चीज़ को हम समझें और आने वाली आजमाइशों को अगर हम इस माने में लेंगे और इस तरह से इंशाल्लाह वो करेंगे तो ये आजमाइशें हमारे लिए बहुत सारे अज्र का बायस बनेंगी, गुनाहों के खात्मे का बायस बनेंगी, क्योंकि हर आने वाली तकलीफ इंसान को याद रखिए उसके गुनाहों को माफ़ करती है। अली बिन अबी तालिब रज़ी अल्लाह अन्हु बीमार थे, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के पास आए, कहा आज बड़ा बुखार है, तो आप सल्लल्लाहु अलैहि वसल्लम फरमाया ला बासा तहूरुन इंशाअल्लाह, कोई फिक्र की बात नहीं, ये बुखार तेरे लिए पाकी का जरिया बनेगा, और पाकी मतलब गुनाहों की माफ़ी, और तेरे लिए अजर और सवाब का जरिया, पाकी का जरिया बनेगा। समझ रहे आप? तो लिहाजा मोमिन के लिए हर हालत में फ़ायदा है हमको इस चीज़ को समझ के आने वाली आजमाइशों पर जो मैंने नुकात रखे उसके मुताबिक खरा उतरना है। जब कोई ऐसी आजमाइश आए तो पिछलों के वाक़यात पढ़ ले, दिल को तसल्ली और सुकून आ जाता है। जब कोई ऐसी आजमाइश आए पिछलों के वाक़यात पढ़ ले उठाकर कुरान में और अहादीस में जाते हैं, इंशाल्लाह तसल्ली मिल जाएंगी और इत्मीनान हो जाएगा। और अगर प्रैक्टिकल देखना है तो आज के ज़माने में याद रखिए वीडियो बड़ा आम है, बहुत सारे लोगों के हालात देख सकते हैं, या इसके अलावा अपने इलाके में बस्तियों में जाइए, बड़े शहरों में, और लोगों को अस्पतालों में, हॉस्पिटल्स में जाके देखिए, ओल्ड एज होम में, बूढ़े घर में जाके देखिए, है ना, मुसीबत ज़दा लोगों को, रास्ते पे गरीबों को देखिए जो नंगे और भूखे पड़े हुए हैं। तो इंशाल्लाह अज़ीज़ मैं समझता हूँ अक़लमंद के लिए इतना ही काफ़ी है कि वो बड़ी नसीहत इन तमाम चीज़ों से वाक़ से हासिल कर लेंगा। अपनी बात को मैं यहीं ख़त्म करूँगा, अल्लाह रब्बुल इज़्ज़त से दुआ कि अल्लाह सुब्हान तआला हम तमाम को जो है आजमाइशों में जो है सब्र करने की तौफीक अता फरमा, हम तमाम के लिए जो आजमाइशों को दुनिया और आखिरत में जो है फ़ायदे का और जो है आसानी का ज़रिया बना, हम तमाम के लिए हमारी आजमाइशों को आखिरत में गुनाहों की माफ़ी और जन्नत में जाने का जो है ज़रिया बनाए, हमें जो है जब तक ज़िंदा रखे जो है ईमान और इस्लाम पर ज़िंदा रखे, खात्मा हमारा ईमान पर हो। वाखिरु दावाना अलहम्दुलिल्लाहि रब्बिल आलमीन, सुभान रब्बिका रब्बिल इज्जति अम्मा यसिफून, वसलामुन अलल मुरसलीन, वल्हम्दुलिल्लाहि रब्बिल आलमीन। बिस्मिल्लाह रहमान रहीम, अल्हम्दुलिल्लाह रब्बिल आलमीन, वस्सलातु वस्सलामु अला खातमिन नबियीन वल मुरसलीन, रब्बि इशरह ली सदरी वयस्सिर ली अमरी वहलुल उक़दतम मिन लिसानी यफ़क़हु क़ौली। अम्मा बाद, जी अस्सलामु अलैकुम फैज़ भाई, आपने जैसा बोले कि फ़लस्तीन का जो टाइटन का अज़ाब आया था, टाइटन ने तो यहूदी पूरे भाग गए थे फिर बाद में जमा हुए, तो क्या आज भी वही उनकी वजह से ही अल्लाह की नाफरमानी की वजह से आ रहा है कि वो आजमाइश है अल्लाह की, जो आज फ़लस्तीनी परेशान जो है, इसराइल जो परेशान कर रहा है, तो क्या उसकी वजह से हो रहा है कि इनकी नाफरमानी या ईमान लाने की वजह से इसराइल परेशान कर रहा है? देखिए भाई ने जो सवाल किया कि जो उस मैंने जो वाक़ बयान किया कि इन टाइटस ने जो यहूदियों के साथ जो जुल्म किया, तो क्या आज भी जो फ़लस्तीन में जो हालात हो रहे हैं तो क्या फ़लस्तीनियों के लिए आजमाइश है या उनको आज़ाब है? तो देखिए सबसे पहली चीज़ तो ये है कि अल्लाह दुनिया के अंदर कौमों को कौमों से आज़माता है, अज़ाब की और आजमाइश की और भी शक्लें होती हैं, ठीक। तो बहरहाल यहाँ जो हालत है कि यहूद ने ईमान नहीं लाए जिसके नतीजे में उन पर अज़ाब नाजिल हुआ, जिसके नतीजे में भागे, आज भी अगर वो इस अज़ाब और तकलीफ़ से बचना चाहते हैं तो वो अल्लाह ताला पर ईमान लाए तो इंशाल्लाह अज़ीज़ अज़ाब उनसे हट जाएंगे। रहा मामला फ़लस्तीनियों के साथ जो उनका सलूक है, यकीनन ये अल्लाह रब्बुल इज़्ज़त की तरफ से उन लोगों पर आजमाइश है, इस किस्म की आजमाइश की, चूँकि अल्लाह कौमों से ही कौमों को आजमाता है ताकि वो कौम भी अपना एहतसाब कर सकती है और ये कौम भी, तो लिहाजा ये उनके लिए एक आजमाइश है। और ऐसे लोगों का काम जो ऐसी आजमाइश में फंस जाते हैं, उनका काम है कि वो सब्र करे और इस तकलीफ़ को अपने से दूर हटाने की जो कुछ कोशिश हो सकती है बहरहाल वो करें। तो आज के दौर में कहूँ मैं ये कहूँगा कि यहूद जो हरकत कर रहे हैं या उनके साथ जो पहले हुआ वो उन पर अजाब था, आज जो हरकत कर रहे हैं फिर नया अजाब लाने की वो तैयारी कर रहे हैं अपने ऊपर, और फ़लस्तीनियों पर जो वो हरकत कर रहे हैं वो उनके लिए आजमाइश है, और उन्हें चाहिए कि उस आजमाइश में मजबूती के साथ जमकर उस आजमाइश में जो सब्र करें और उसका उसको अपने से दिफा करें और हटाने की जो बहरहाल कोशिश करें। मैं सवाल ये था कि एक मुसलमान के ऊपर परेशानी आती है तो वो कैसा उसको एनालाइज करे कि ये उसके ऊपर आज़ाब है या फिर उसके ऊपर आजमाइश है करके? भाई ने सवाल किया कि एक इंसान कैसे अंदाज़ा लगाए, एहतसाब करे, एनालाइज करे कि मेरे पे अजाब है या आजमाइश। देखिए सबसे पहली चीज़ तो ये कि एक इंसान का दीन पर ना चलना, दीन से दूर होना, फ़राइज़ पर का अहतमाम ना करना, हराम कारियों का इरतकाब करना, जैसे कुछ कौमों पर अजाब आया हराम कारी की वजह से, अकीदे की वजह से नहीं आया, हराम कारी, जैसा कि नाप तोल में कमी करना, शुएब अलैहिस्सलाम की कौम पर अजाब आ गया। जैसा कि कौम लूत ने क्या किया, लवातत वाला अमल इख्तियार किया, जबकि वो मुशरिक नहीं थे, समझ रहे हैं, तो उन पर जो है अजाब आया। तो कभी ईमान को छोड़ने से अजाब आता है, कभी फ़राइज़ को छोड़ने से अजाब आता है, कभी मौजज़ात की ख़िलाफ़ वर्जी करने, कौम ने कहा हमको मौजज़ा चाहिए, पत्थर से ऊँटनी निकालो बच्चे के साथ, निकाला मौजज़े को क्या किया उन्होंने, ऊँटनी को कत्ल कर दिया, सजा अजाब आता है। कभी हराम कारियों के इरतकाब पर अजाब आता है। तो हम भी अपने आप को जांचें कि अगर हमें कोई तकलीफ आ रही है तो क्या अकीदे तौहीद से हटकर होने की बुनियाद पर, फ़राइज़ को छोड़ने की बुनियाद पर, हराम के इरतकाब करने की बुनियाद पर क्यों आ रहा है, समझ रहे ना बात को। जैसा पिछली कौम पर अजाब है अल्लाह इन पर हम पे भी देगा वही अजाबात अगर वही हरकत हम भी करेंगे। अगर अल्हम्दुलिल्लाह वो सब नहीं है लेकिन मैं दीन पर समय नमाज पढ़ रहा हूँ तो लोग मुझे गालियाँ देते हैं, मैं जो है वालों को पर्दा कराता तो पूरा समाज मुझे कोसरा बुरा भला करा रहा है, अपने बीवी पे शक करता है इसलिए पर्दा करा रहा, अरे ये बहुत ज़्यादा मुल्ला बन गया फलां हो रहा, और वो आपको जहनी तकलीफ देते हैं। तो ये आजमाइश है आपकी, समझे ना। तो दीन के रास्ते पर चलने पर या दीन पर चलने पर, इस्लाम पर चलने की वजह से जो तकलीफें आपको आए वो आजमाइश है, और इस्लाम के खिलाफ अमल करने की वजह से जो तकलीफें आपको आए वो अजाब होता है या सजा होती है अल्लाह की तरफ से। तो ये दीन पर चलना और दीन से हटना। अब दीन पर चलने में नहीं क्या क्या चीज़ शामिल, सब्र, अकीदे तौहीद का इनकार करना, फ़राइज़ का इनकार करना, इसी तरह जो है हराम का इरतकाब कसरत से करना, मौजज़ात का इनकार करना भी अजाब आने की वजह बनी पिछली कौमों के लिए। फिर अजाब की कई शक्लें, जिन शक्लों से ज़मीन के नीचे से कौमों के लड़ाने की शक्ल में आसमान से अल्लाह ताला मुख्तलिफ किस्म के अजाबात नाजिल करता है। तो मैं समझता हूँ आज के दौर में हमें अपने एहतसाब की बड़ी सख्त ज़रूरत है, इसलिए कि हम लोग अक्सरियत में मिन जुमला गुनाह करने में जो बहुत आगे बढ़ चुके हैं, हराम कारी के इरतकाब बहुत आगे बढ़ चुके हैं। लिहाजा हर आदमी फ़र्दन और कौमी एतबार से आजमाए कि वो किस मरहले से गुजर रहा है और उस पर अजाब है या फिर वो है, और उसी एतबार से बात होंगी, वरना बहुत सारी बार इस बात को हम समझ नहीं पाते और किसी पर आने वाली तकलीफ को समझते कि अजाब है उस पर, जबकि वो उसके लिए आजमाइश भी हो सकती है। अस्सलाम वालेकुम। फ़ाइज़ भाई, कोई शख्स है जो तिजारत करता है, जो तिजारत में नाकाम होने से 2 से 3 मरतबा तिजारत को बदली करता है, तो क्या उसके लिए वो आजमाइश है? अगर आजमाइश है तो उसके लिए क्या करना चाहिए? भाई ने एक सवाल किया कि अगर एक आदमी है जो अपनी तिजारत को 1-3 टाइम्स चेंज करता है, बदलता है, तो क्या उसके लिए आजमाइश है या क्या है मामला है, उसके लिए क्या करें? सबसे पहली चीज़ याद रखिए कि एक इंसान की जो आजमाइशें होती हैं उन आजमाइशों में एक आजमाइश जो बड़ी और कड़ी आजमाइश होती है वो है माल की कमी, ठीक, औलाद की कमी, माल की कमी, या फिर जान से होती आजमाइश। तो माल की कमी होना भी आजमाइश है, ठीक है। सहाबा, खुद नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम इसकी जीती जाती मिसाल है, सहाबा इसकी मिसाल है कि किस किस्म से जिसको हम कहेंगे एक गुर्बत वाली ज़िंदगी, की खाने पीने को कहीं कई दिन कुछ ना होने के बाद भी उन्होंने ज़िंदगियाँ गुजारी, ख़ास तौर से मक्के में इब्तदाई दौर, और उसके बाद और ख़ास तौर से अगर देखें तो मदीने का इब्तदाई दौर बहुत गुर्बत वाला रहा। एक तरफ कोई साहबी आए कहता है मैंने एक पत्थर पेटे बांधा है भूख की वजह से, आपको बोलेंगे भूख की वजह से पत्थर क्यों बांधते हैं, हम भी छोटे समझ में नहीं आता था पत्थर का और भूख का क्या ताल्लुक। जब इंसान को भूख लगती है तो आते उसकी जो है ना आवाज़ें करती है और तकलीफ देती है, तो जब अगर उस पर पत्थर रख के उसको ज़ोर से बांध दिया जाए तो आते अपनी हरकतें बंद कर देती है, थोड़ा अच्छा लगता है। अब जिसकी जितनी भूख है क्वान्टिटी ऑफ स्टोन्स बढ़ते जाएंगे, है ना। साहबी आए अल्लाह के रसूल एक एक पत्थर बांधे हुए, भूख की शिद्दत ये, तो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम बता रहे हैं मैंने 2 बांधे हुए, भूख की शिद्दत इतनी ज़्यादा, समझ रहे आप बात को। तो माल की कमी ये आजमाइश है। तो अगर एक मोमिन बंदा ईमान वाला है और माल की कमी है, जैसा बिजनेस चेंज करना ही तो माना एक बिजनेस नहीं चल रहा, माल कम होगा तो जाहिर से तो सेकेंड की तरफ जाएंगे, वो भी नहीं होगा, वो थर्ड की तरफ जाएंगे। उस आजमाइश में आप खड़े उतरें, इस्तिकामत के साथ आप जो कोशिश इंसानी उस पर हो सकती है वो करें, अल्लाह से दुआ करें, और साथ में उन आमाल को ज़्यादा से ज़्यादा करें जो आमाल रिस्क में इजाफे की वजह बनता है। एक तो सब्र, इस्तिकामत, कोशिश जारी रखिए, 1 बिजनेस नहीं 2 नहीं 3 नहीं 4, लेकिन उसके साथ साथ वो आमाल भी इजाफे में लाइए, वो दुआएं, वो अज़कार, वो आमाल जो आमाल रिस्क में इजाफे की वजह बनते जो कुरान और सुन्नत में आता है, تو انشاءاللہ عزیز اللہ تعالیٰ. لیکن اس کے بعد بھی پوری زندگی کوشش کرتے رہے, سارے عمل کرنے کی کوشش کی جو دین نے بتایا, پھر بھی رہے تو یہ تقدیر تھی, اللہ نے ایسے ہی آزمائش سے گزارنا تھا, گزار دیا. اب مثال کی اگر لینا ہے تو آج سے ایک 25-50 سال پہلے والا زمانہ لے لیجیے آپ, کس غربت میں لوگوں نے زندگیاں گزاری. آپ بھی گواہی دیں گے, میں بھی گواہی دے سکتا ہوں اس کی, ہے نا, کہ لوگوں کو اگر اناج بھی کھانا ہوتا تو راشن کے وہ کارڈ پہ ملتا, کون کتنا کھائیں گا بتائیں. مطلب انسان کا پیسہ بھی ہوتا تو اناج نہیں اویلیبل تھا. ایسے بھی زمانہ گزرا, آزادی کے بعد جو بحران ہوا, پھر نظام اسٹیٹ جب ابالش ہوا, ختم ہوا, اس کے بعد جو حالات گزرے مسلمانوں پہ اس علاقے میں, سب جانتے ہیں جو لوگ اس زمانے میں تھے یا جن کے والدین وغیرہ, ان سے پوچھیے آپ کیا حالت ہے, ہے نا. اتنی فراوانی آسانی سے نہیں تھی. اناج دیکھیے اللہ تعالیٰ نے کتنا نوازا ہے لوگوں کو. تو اگر اس نعمت کو باقی رکھنا ہے تو اس کو شکر بجا لانا ہمارے لیے ضروری ہے, کیونکہ ایک زمانے سے لوگ ایسے گزر کے آئے ہیں, لہٰذا تقدیر بھی ہوتی ہے, سمجھ رہا. تو لہٰذا ایک مومن ہونے کے ناطے جو میرا کام ہے کوشش کرنا آپ کرتے رہیے, بزنس کو چینج کرنا آٹومیٹیکلی یہ کوشش ہے, استقامت رکھیے, صبر کیجیے, دعا کیجیے, اور وہ سارے عمل کرنے کی کوشش کیجیے جو رزق میں اضافے کی اور برکت کی وجہ بنتا ہے. اس کے بعد بھی لیکن اگر کوئی کہے سب کچھ کرنے کے بعد ہی میں غریب ہی, غریب کا غریب رہا, تقدیر, یہ قدر تھی, اللہ نے یہی چاہا, ہے نا. کچھ صحابہ تھے سخت آزمائے گئے, جانے چلے گئی, کچھ صحابہ تھے آزمائش میں بھی تھے فراوانی میں بھی تھے, ہے نا. جیسے کچھ صحابہ یہ تھے کہ جو بہت غربت میں زندگی, پریشان حال کی زندگی گزاری, لیکن ایک زمانہ آیا بڑی بڑی جو سلطنت ان کی قدموں کے نیچے آ گئی, وہ زمانہ بھی دیکھا, ہے نا. یہ تقدیر کا معاملہ یاد رکھیے, لیکن ہم صبر کریں, استقامت کریں, اور اپنے طرف سے ہونے والی کوششوں کو کرتے رہیں. اللہ تعالیٰ پھر جو بہتر سمجھیں گا وہ ہمارے ساتھ کریں گے, اور ہر حال میں خوش ہوئیے, شکر ادا کیجیے اس کا, اور ہر حال کے اعتبار سے اپنے آپ کو ڈھالیے اور ویسی زندگی گزارنے کا معاملہ انسان کر لیں. اس لیے کہ بہت سی بات جب روزی میں کمی ہوتی ہے نا, اور لائف سٹائل ہم چینج نہیں کر پاتے, اس کے نتیجے میں بہت سارے نقصانات ہم اٹھاتے ہیں. تو یہ ہمارا کام ہے, شوہر ہے, بیوی ہے, بچے ہیں یا فیملی ڈیپینڈنٹس ہیں, بیٹھے ڈسکس کرے کہ حالت کیا چل رہے ہیں, اور اپنے لائف سٹائل کو جتنی چادر اتنے پیر بولتے ہیں عام زمانے کریں, تاکہ ہم جس کو کہیں گے کم مال میں بھی ادھار وغیرہ کے چکر میں جا کے سائیکولوجیکلی ٹینس یا ڈپریس نہ ہو جائے, اگر سمجھ رہے ہیں. تو بہرحال پلاننگ کیجیے اس کے لیے, اور اللہ تعالیٰ ہر انسان کے لیے جو بہتر سمجھتا ہے وہ کرتا ہے. مسئلہ یہ ہے کہ ہم ہمارے لیے کیا بہتر ہے سمجھ نہیں پاتے ہیں. معلوم, ایک شخص نے مجھ سے سوال کیا کہ زلزلے آتے ہیں, معصوم بچے مر جاتے ہیں, عورتیں مر جاتی ہیں, بوڑھے لوگ مر جاتے ہیں, ہزاروں انسان مر جاتے ہیں, یہ کیسی بات ہے, اس میں کیا خیر سمجھتے ہیں. ہر چیز خیر بول رہے ہیں نا آپ, سمجھ رہے ہیں. لیکن اللہ تعالیٰ کی حکمت یاد رکھی, اتنی وسیع ہم نہیں اس کو وہ کر سکتے ہیں. میں نے ان سے کہا ٹھیک ہے, تھوڑے دن پہلے ایک وائرس آیا تھا N1H1, ہے نا, کیا برڈ فلو, ہے نا, برڈ فلو تھا وہ, مرغیوں میں جو ہو رہا تھا, پرندوں میں. تو کیا کر رہے تھے مرغیوں کو, کیا کر رہے تھے, کاٹ کاٹ کے دفنا دے رہے تھے. اس سے پہلے ایک میڈ کاؤ ڈسیز آیا تھا, مانو آپ کو, انگلینڈ میں ہوا تھا یہ میڈ کاؤ ڈسیز, ہزاروں لاکھوں ملینز کی تعداد میں گایوں کو شوٹ کیا گیا اور دفنا دیا گیا. اب وہ گائے نے کیا بولنا اور وہ مرغی نے کیا بولنا, انسانوں کو کیوں مارا جا رہا ہوں ہزاروں کی تعداد میں, لیکن انسان کو معلوم ہے ان کے مارنے کی حکمت کیا ہے. تو رحمان جو ہے نا اس سے زیادہ حکیم ہے, وہ زیادہ جانتا ہے اتنے لوگوں کو مارنا کیوں ضروری تھا. جیسا مرغیوں کو مارا گیا برڈ فلو میں, مرغیاں کیا سوچ رہی ہوں گی, یہ انسان کیوں مار رہے ہیں ہم کو خام مخواہ, ہے نا. وہ گائے کیا سوچ رہی ہوں گی جو ملین سے مارے گئے, کیوں مارا جا رہا ہے, لیکن انسان جانتا ہے بڑی حکمت کے تحت انہیں مارا جا رہا ہے, ورنہ اس سے بہت بڑا نقصان انسانیت ہوں گا. اللہ تعالیٰ ہی بہتر جانتا ہے کہ ان انسانوں سے کیا ہونے والا تھا یا ان کو کیا ہونے والا تھا جو اس نے اس عذاب یا تکلیف میں ان کو مار دیا. اس بات کو بھی ہم سمجھیں, ٹھیک ہے. تو لہٰذا حالات انسان پر آتے ہیں جان سے مال سے, انسان کو چاہیے صبر کرے, اور صبر کے ساتھ ساتھ وہ تارے ذرائع اختیار کرے جو ان حالات کے ہٹانے کے لیے میں کیوں کر رہا. بہت سارے لوگ کیا سمجھتے ہیں, مصیبت آئے نا تو اس کو رہنے دینا باقی, اس لیے کہ اللہ پسند کر رہا ہے. نبی اکرم صلی اللہ علیہ وسلم صحابہ پر آپ نے ہٹانے کی مکمل کوششیں کی, آپ کوشش کیجیے اور اپنے آپ کو اس ماحول کے لیے تیار بھی کریں. تو بہرحال یہی ایک مومن کا شیوا اور طریقہ ہے کہ وہ ہر حالت کے اعتبار سے اپنے آپ کو ڈھال لیتا ہے. السلام علیکم شیخ. شیخ میرا سوال ہے کہ جیسے اپنے جو ابھی مسجد تعمیر ہوتی ہے, کافی زیادہ مسجدوں کی تعداد ہے ماشاء اللہ, تو مسجدوں کے لیے لوگ کنٹریبیوشن کرتے, پیسے اکٹھا کرتے, تو ایسے روزگار کے لیے جیسے نے کچھ آرگنائزیشن ہی بولی ہے یا کوئی مینوفیکچر انڈسٹریز, اس طرح سے نہیں کر سکتے کیسے, اس کے لیے اسلام کا یعنی کیا نقطۂ نظر آپ اس کی وضاحت کریں. بھائی نے بڑا اچھا سوال کیا. جس طرح سے مساجد کی تعمیر کے لیے پیسے جمع کرتے ہیں لوگ, اس کے لیے کافی ہیلپ کرتے ہیں اور کافی مسجدیں ہیں پھر بھی لوگ دیتے ہیں, بڑی اچھی بات ہے. تو کیا ایسا نوجوانوں کے روزگار کے لیے, لوگوں کے روزگار کے لیے کیا کچھ نہیں کیا جا سکتا ہے؟ دیکھیے میں آپ کو کیا بتاؤں, نبی اکرم صلی اللہ علیہ وسلم کی زندگی سے جو نمونہ میں لیتا ہوں, جو آئیڈیل میں لیتا ہوں, مطلب نبی اکرم صلی اللہ علیہ وسلم کے ایسے آئیڈیل ہیں, زندگی سے ہر چیز ملتی ہے. جہاں مسجد کی تعمیر کے معاملے ملتے ہیں تو وہیں لوگوں کی تجارتیں شروعات کرنے کے طریقے بھی ملتے ہیں. علماء ایک صحابی آئے کہ اللہ کے رسول صلی اللہ علیہ وسلم مجھے کچھ نواز دیجئے, کچھ عطا کر دیجئے, مطلب کچھ آپ دے دیجئے, کسی دلوا دیجئے جو کہ آپ کے وسیلے ایسا رسوخ ہیں, میں بڑا غریب ہوں. نبی اکرم صلی اللہ علیہ وسلم فرماتے تیرے گھر میں کیا ہے؟ یعنی کہا کہ ہاں ٹھیک ہے لے لو. گھر میں کیا ہے؟ صلاحیت مند انسان تھا, کچھ کر سکتا تھا. گھر میں کیا ہے؟ تو کہا گھر میں کچھ سامان ہے. تو کہا لے آؤ. ایک روایت میں آتا اس کے پاس ایک کوٹ تھا یا اس کے علاوہ کچھ گھر کا سامان تھا, لے آؤ. اس نے لایا. خود رسول اللہ صلی اللہ علیہ وسلم بازار گئے, بازار جا کر اعلان کیا کون خریدیں گا اس کو اور کتنے میں. لوگوں نے بولی لگائی اور ایک آدمی نے اس کو خرید لیا. نبی اکرم صلی اللہ علیہ وسلم اس کو فروخت کیا. اس آدمی کا ہاتھ پکڑ کے آپ لے گئے. ایک دکان پہ جا کر آپ نے ایک ڈنڈا خریدا اور اس کے ساتھ کلہاڑی کا سامنے کا حصہ خریدا. اپنے ہاتھ سے آپ نے اس کو اندر ٹھوک کر لگایا زمین پہ رکھ کر, کہا اب جا اور جنگل سے لکڑی لا کر بیچ. چونکہ لکڑیاں اس زمانے کی فیول تھی, ضرورت تھی. وہ صحابی لکڑیاں جاتے تھے, کاٹ کر لا کر بیچتے تھے. اور نبی اکرم صلی اللہ علیہ وسلم کی وفات کے بعد مدینہ کے سب سے مالدار لوگوں میں سے ایک تھے. تو رسول اللہ صلی اللہ علیہ وسلم پسند نہیں کیا. تو نبی اکرم صلی اللہ علیہ وسلم ایک آئیڈیل رول ماڈل ہے ہمارے لیے, صرف نماز کی حد تک نہیں, مسجدوں کی تعمیر کی حد تک نہیں, دنیا کے ہر معاملے کے اندر. ایجوکیشن کیسے حاصل کیا جائے اور کیسا دیا جائے, رول ماڈل. والد کیسا ہو یا اولاد کیسی ہو, رول ماڈل. سسر کیسا ہو, باپ کیسا ہو, بھائی کیسا ہو, سارے چیزوں کے لیے آپ رول ماڈل. ملٹری جنرل کیسا ہو, ایک اسٹیٹ کا حکمراں کیسا ہو, ایک خلیفہ یا بادشاہ کیسا ہو, ہر چیز آپ کو ملیں گی آپ کی زندگی سے. ایک لیڈر کیسا ہو, تو اسی طرح ایک جس کو ہم کہیں گے انٹرپرینر کیسا ہو, ایک آدمی جو بزنس کرتا ہے یا بزنس کو فروغ دیتا ہے, وہ کیسا, وہ بھی ملیں گا آپ کو. خود رسول اللہ صلی اللہ علیہ وسلم خود بزنس مین تھے, تاجر تھے. آپ خود ایک کلہاڑی میں لگا کے دے رہے ہیں کہ جاؤ بزنس کرو. تو کیا یہ مسلمانوں کے لیے نمونہ نہیں ہے کہ ہمارے لیے ایسے سینٹرز بھی ہم کھولے جہاں نوجوانوں کو رہنمائی کی جائے کہ وہ کس طرح سے حلال روزی کمائے اور کیسے اس میں آگے بڑھے؟ ہونا چاہیے یہ نبی اکرم صلی اللہ علیہ وسلم کا عمل نمونہ ہے قیامت تک کے لیے ہمارے. لیکن بڑی افسوس کی بات امت کے ساتھ یہ ہے کہ امت نے دین اور دنیا کا ایک بڑا زبردست فرق کر لیا ہے. اتنا بڑا فرق کہ یہ دو بیریئر اتنے دور ہو چکے ہیں کہ دنیا پرست ہوتے جا رہے ہیں اور دیندار دینداری کی بات کر رہے ہیں. نہ وہ ادھر آنا چاہتے ہیں نہ یہ ادھر آنا چاہتے ہیں, سمجھ رہے ہیں. لیکن رسول اللہ صلی اللہ علیہ وسلم ایک جیتا جاگتا نمونہ ہے. جہاں آپ نے روحانی انسان کے بڑھاوے کے لیے محنت کی, وہیں جسمانی وہ لوگ کیسے آگے بڑھے اس کے لیے مکمل کوشش کی. تو مسجد نبوی ایک طرف بنی ہے, تو مدینہ کا بازار بھی ایک طرف ہے جہاں جو ہے صحابہ جا کے فروخت کر رہے ہیں, تجارتیں کر رہے ہیں. خود رسول اللہ صلی اللہ علیہ وسلم تاجر تھے. آپ نے مختلف منڈیوں میں جو شام کی مال تجارت جو ہے فروخت کیا ہے لوگوں کا, اپنی بیوی خدیجہ رضی اللہ عنہ کا اور دیگر لوگوں کا, صحابہ کا. تو یہ ہمارے لیے نمونہ ہے. تو ہم نے جہاں مسجد اور مدارس ہم قائم کرتے ہیں, وہیں ایسے ادارے قائم ہوں جن اداروں کے اندر ایسی اسکلس بچوں میں پیدا کی جائے, جن اسکلس کو پیدا کر کے حلال روزی کمانے کے لیے باہر نکلے, یہ بھی ضرورت ہے. لیکن اب اس کے بارے میں اگر کوئی کہے, مسئلہ یہ, ایک تو یہ دنیا کا حصہ مانا جاتا ہے, دوسرا مسئلہ یہ کہ جب دنیا ہے تو اس کے لیے ہم مدد تھوڑی کریں گے آپ کی, سمجھ رہے ہیں. اگر کوئی کہے کیریئر گائیڈنس سینٹر, تو کوئی تعاون کرے گا اس کو؟ ہاں اچھا بزنس کھول کے رکھے تم نے, اچھا کپڑے, ہاں یہ اس کا ہی دکھ رہا میرے, گاڑی اچھا یہ بھی اس کی دکھ رہی, سمجھ رہے. حالت یہ ہے, اس کو دنیا سمجھ لیا گیا, سمجھ رہے. تو بہرحال رسول اللہ صلی اللہ علیہ وسلم ایک ہمارے لیے آئیڈیل اور نمونہ ہے. آپ نے تمام شعبہ زندگی کے لیے اپنے آپ کو آئیڈیل بنایا ہے, نمونہ اللہ نے آپ کو بنایا ہے, اور ہمیں ہر اس میں دیکھنا چاہیے. تو رسول اکرم صلی اللہ علیہ وسلم نے کیریئر گائیڈنس کے لیے وہ کی, وہ صحابی پریشان تھے انکم کی وجہ سے, آپ نے گائیڈنس کیا کیریئر کے, جا کے لکڑہارے بن جاؤ, لکڑی کاٹ کے لاؤ. اور ایسے کئی واقعات ہیں بہرحال جو حدیث میں ملتے ہیں, جو مختلف لوگوں کو اللہ کے رسول صلی اللہ علیہ وسلم نے بڑھاوا دیا اور مانگنے کو برا مانا, مانگنے کو برا مانا اور کمانے کی اہمیت بتائی. کسی نے ایک سوال کیا, ہمارے شوہر جو کمپنی میں کام کرتے ہیں وہاں پہ نماز کے لیے جگہ نہیں ہے اور ان کے کپڑے بھی بہت گندے رہتے ہیں, انہیں کام ایسی جگہ پہ کرنا پڑتا ہے جہاں باتھ روم کا گندا پانی آنکھ پر آ جاتا ہے اور ان کا باس نماز کے لیے چھٹی بھی نہیں دیتا۔ اس سے پہلے وہ جہاں کام کرتے تھے وہاں نماز پوری ہوتی تھی۔ تو دیکھیے سب سے پہلی چیز، اس سوال میں ایک اور چیز میں ایڈ کر دیتا ہوں، یہاں تو کچھ باتیں ہیں لیکن ایکچوئل ایک مسئلہ یہ ہے کہ امت مسلمہ میں خراب یا گندگی کیا ہے اس کا صحیح تصور نہیں، جس کے نتیجے میں دھکے دھکے پر لوگ نماز چھوڑ دیتے ہیں۔ جیسا مثال کے طور پہ ایک صاحب بولنے لگے، میں ٹرین میں بیٹھنے تک نمازیں پوری پڑھ لیتا جتنی ہوتی، بولے پھر جب سفر شروع ہوتا اپنا، دو دو تین دن کا سفر کر رہا ہے ٹرین کا، پھر نمازیں نہیں پڑھتا بولے اترنے تک۔ اب میں نے سوال کیا کیوں؟ اب بولے ٹرین کے باتھ روم میں کون کون کیسے کیسے آتا، کیا کیا حرکتیں کرتا، تو بولے میں وہاں طہارت ہوتی سمجھتا ہی نہیں ہوں۔ بولے ارے واہ، میں تمہارے سوچنے اور سمجھنے سے کیا ہوتا۔ پھر ٹرین کے سیٹس پر پتہ نہیں لوگ کیسے کیسے آتے، کس کس عقیدے کے آتے، کیسے گندگی سے رہتے، تو وہاں میں نماز پڑھنا پسند نہیں کرتا ہوں۔ سمجھ رہا، اس کو بولتے ہیں ہائیجین نہیں، ایکسٹرا ہائیجین، اوور ہائیجین، یا پھر اس کو ادر ٹرم میں بولتا ہوں ان ہائیجین ہو جاتا ہے، اتنا اوور ہائیجین ہو جاتا ہے۔ شریعت اور اسلام بولتی ہے ظاہر پر عمل کرو، جو دکھ رہا ہے، ٹرین کی سیٹ دکھ کیسی رہی ہے، بس پھر صاف، سمجھ رہا۔ تو انہوں نے ایک طہارت کا اپنا تصور بنایا، جس طہارت کی تصور کی وجہ سے ان کا نقصان یہ ہوا کہ دو دو تین تین دن کی نماز نہیں پڑھتے تھے۔ تو پہلے گندگی کیا ہوتی ہے وہ دیکھیے، طہارت کے مسائل پہ میرا بہت لمبا عنوان ہے، طہارت کے مسائل حصہ ایک، حصہ دو، حصہ تین اور حصہ چار، جس سے میں نے بتفصیل بیت الخلاء جانے کے آداب اس میں پوری تفصیلات دی۔ سیکنڈ حصے میں نہانے کے، طہارت لینے کا، نہانے غسل کے پورے آداب۔ تھرڈ حصے میں جو حیض اور نفاس کی پوری تفصیلات لی۔ تو بہرحال ایسے 1, 2, 3, 4 فیز میں نے اس کو پورا جو ہے کمپلیٹ کیا، ضرور اس عنوان کو دیکھیں، طہارت کے مسائل حصہ 1, 2, 3 اور 4 پورا اس میں لیا۔ تو یہ تصورات کو یاد رکھیں، سب سے پہلے اپنے چینج کرنے کی ضرورت ہے، سمجھ رہے ہیں بات کو۔ یہ تصورات بہت ساری بار لوگوں کو عبادت دور کر، جیسے کہ میں مستری کام کر رہا ہوں، مستری سمجھتے نا، سیمنٹ وغیرہ کا، اینٹ مٹی پتھر کا کام کر رہا ہوں، تو اگر میرے کپڑوں پہ سیمنٹ یا دھول یا مٹی لگی ہے تو یہ ناپاکی نہیں ہے، یہ ناپاکی ہے ہی نہیں، تو اس سے کوئی تعلق نہیں۔ آپ جائیے وضو کیجیے اور نماز کے لیے کھڑے ہو جائیے، سمجھ رہے ہیں آپ۔ بہت سارے لوگ ہوتے ہیں نہیں بولے وہ گندے کیسے، سیمنٹ سے، سیمنٹ سے کپڑے کہاں گندے ہوتے ہیں، سیمنٹ ناپاکی ہے کوئی، سیمنٹ ناپاکی ہے۔ اب ایک عجیب مسئلہ، جس چیز کو بھی آپ بولو ناپاک نہیں ہے مطلب پاک ہے، پاک ہے مطلب کھانے کی ہے، کیا لوگ پوچھتے ہیں کھا سکتے کیا؟ ارے بےخوف آدمی، ہر پاک چیز کو کھانا ضروری نہیں ہے۔ مطلب بولے پیٹرول، پیٹرول، پیٹرول اگر آنکھ پہ گر جائے تو کیا کپڑا ناپاک ہو جاتا ہے؟ کیا بولیں گے آپ؟ نہیں، ناپاک نہیں ہوتا، اس لیے کہ پیٹرول کی ناپاک ہونے کی کوئی دلیل نہیں ہے۔ ہاں پھر پاک ہے نا، تو پھر پیٹرول کی کلفیاں کھاؤ، پیٹرول کا یہ بناؤ، پیٹرول کا آئس کریم کھاؤ، پیٹرول کا وہ کرو، کہ پاک ہے تو کھاتے کیوں نہیں؟ بہت عجیب ہے، عجیب و غریب سوچ ہے لوگوں کی۔ سیمنٹ سے ناپاک نہیں ہوتا کپڑا، لہٰذا آپ کی نماز بالکل درست ہے، سیمنٹ لگا ہوا ہے، سیمنٹ گرا ہوا ہے بالوں میں، کوئی مسئلہ نہیں، آپ وضو کریں وہ کریں۔ اسی طرح کمپنی میں کام کرے، دھول اڑتی ہے، کپڑوں کی مل ہے تو وہ ریشے اڑتے ہیں کپڑوں کے، یا پھر کوئی اور کھانے پینے کی چیز ہے تو کپڑا گر جاتا ہے۔ جیسا کہ میں سمجھ لیجئے، میں ایک گوشت کاٹنے والا آدمی صاحب ہے تو لگا ہوا ہے، کوئی مسئلہ نہیں۔ سب سے پہلے جب کوئی آدمی ایسا کام کرے جس میں کوئی چیز لگتی ہے، چیٹے اڑتے ہیں، تو کپڑا ڈال لے، خصاب ہے آپ ایک کپڑا رکھے اپنے سامنے، آپ نے اپنا کام کیا، اذان ہوئی، کپڑا نکال کے رکھا، نماز کو چلے، یا شرٹ الگ رکھ لیجیے، سمجھ رہے ہیں۔ تو بہت سارے لوگوں نے عجیب و غریب تصورات بنا، جن تصورات کی بنیاد پہ عبادتوں سے وہ دور ہو جا رہے ہیں۔ تو لہٰذا اگر آپ کے شوہر جو کام کر رہے ہیں کپڑے گندے ہوتے تو گندگی کیا شرعی گندگی ہو وہ دیکھا جائے، اگر نہیں ہے تو پھر نماز بالکل درست ہے، وہ چلے جائے یا کپڑے رکھے۔ اب رہا مسئلہ یہ کہ وہ بول رہے کہ باتھ روم کا گندا پانی آ جاتا ہے، آنگ پر آ جاتا ہے، تو سوال یہ ہے کہ جہاں کام کرتے باتھ روم کا گندا پانی آنگ پر کیسے آتا ہے، ہاؤ، مطلب گندے پانی میں ہی کام چل رہا ہے پورا؟ یہ بھی ایک کام ہو سکتا ہے کہ کوئی آدمی ڈرینیج کا کام کر رہا ہو، پورا گندا پانی میں اترا ہو، پاسبلٹی ہے، لیکن ڈیلی تو نہیں ہوں گے، کمپنی میں تو کوئی دن رات گندے پانی میں رہ کے کام تو ہوتا نہیں ہوگا، یہ امپاسبل ہے۔ ٹھیک رہا، کبھی کبھار اڑ جاتے ہیں، کبھی کبھار اڑ جاتے ہیں، تو جہاں اڑے وہاں پانی ڈالے آپ، دھولے کافی، تو مکمل نمازیں چھوٹ رہی ہے، اس کی وجہ سے اجازت نہیں دے سکتے۔ تیسرا، باس بھی اجازت نہیں دیتا ہے، تو اب میں کہوں گا وہ جاب چھوڑ دے، کہیں اور چلے جائے۔ اب مسئلہ ہے، یہ تو باقی سارے چیز حل ہونے والی ہے، کہ آپ کا تصور تھا میں نے بتا دیا گندا پانی اٹھ رہا اس کا حل مل گیا, مسئلہ ہی باس اجازت نہیں دے رہا, آپ پڑھنا نہیں چاہ رہے, چھوڑ دیں پرانی جاب کر لے یا پھر اللہ پہ بھروسہ کر کے نکل جائے, اللہ انشاءاللہ اس سے اچھی جاب دیں گا, اور اگر جاب انکم کے اعتبار سے اچھی نہیں ہوں گی انشاءاللہ تو برکت کے اعتبار سے ضرور اس سے اچھی ہوں گی انشاءاللہ. جاب چھوڑ دیں, چینج کریں, دوسری جگہ چل جائے, اللہ تعالیٰ انشاءاللہ اس سے زیادہ خیر کا معاملہ کریں گے. ٹھیک ہے, لہٰذا پہلی چیز وہ تصور کو آپ چینج کیجیے صفائی کی عادت کی. اسی طرح ایک صاحب مجھے کہنے لگے میں گاؤں کے باتھ روم میں گیا نا تو بولے طہارت کو طہارت نہیں سمجھتا, بولے کیوں, بولے اتنے گندے رہتے ہیں اس میں کیڑے مکوڑے رہتے ہیں فلاں, مطلب طہارت کا تصور کیا ہے, تم طہارت کا ریئل سینس میں تصور ہی نہیں ہے آپ لوگوں کے پاس, مسئلہ یہ ہمارے پاس. نبی اکرم صلی اللہ علیہ وسلم 750 ml کے قریب پانی میں وضو کرتے, کتنے 750, ہم کو 7.5 liter بھی نہیں پڑتا, 7.5 liter بھی نہیں پڑتا, 75 liter بھی کچھ لوگوں کو نہیں پڑتا شاید وضو کے لیے, حالت یہ 750 ml, اور آپ غسل لیتے 2.5 liter پانی میں, کتنے 2.5 liter کیسا لیں گے ایسا غسل. ٹھیک ہے, آپ کو پانی کی جب کمی ہو اتنا پانی لے اور پھر کر کے دیکھا بالکل ہوتا ہے, جس کا طریقہ یہ ہوگا کہ آپ پانی کی پتلی دھار گرنے دیں گے اور اس پتلی دھار کو لے لے کے آپ ہر جگہ جب ڈالیں گے اور خالی ملیں گے پورا جسم 2.5 liter میں بھی گیلا ہوتا ہے, لیکن وہ سمجھے نا نہیں 2.5 liter میں کیا ہوتا, 250 liter بھی ڈالے تو میرے کو تصور ہی نہیں آ رہا پاک ہوا میں, ایشو یہ ہے. تو ہمارے اپنے ڈیفائنڈ جو رولس ہیں نا طہارت کے اس کو نکالیے, شرعی رولس کو لاگو کیجیے, کیونکہ اس وجہ سے کیا ہوتا ہے بہت ساری بار بہت سارے لوگوں کا ارے اتنے سے پانی وضو کرا گندا آدمی ہوتا ہی, میں نے دیکھا ارے اتنے لیے نہا کے آ گئے گندے دکھتے تم کو, نہا کے نہیں نہا سمجھ میں نہیں آتا, یہ ہمارا تصور. 2.5 liter میں نہانے کی بات ہو رہی, یہاں تو 100 liter تو خالی ہوا سا اندر کون کون گیا ہوں گا, پہلے پانی مار کے صاف کرو ہمام کا, ہے نہیں ہے عجیب وغیرہ. مطلب اپنے کریٹڈ جو ہمارے رولس ہیں نا پاکیزگی اور پیوریفیکیشن طہارت کے, یہ بہت زیادہ نقصان دہ, یاد رکھیں ایکسس پانی کو یوز کرتے ہیں, زائد یوز کرتے ہیں, فالتو بہاتے ہیں, اسراف کرتے ہیں, یاد رکھیں. تو شریعت میں بہت بہت بیسک ہے یاد رکھیے, اور بالکل ایسا بتا دیا گیا بہت آسانی سے آدمی دنیا کے کسی علاقے میں اسلام پہ عمل کر سکتا, لہٰذا کوشش کریں آپ کہ نماز کے لیے اگر جگہ پاک ہو تو کافی, کپڑوں میں شرعی اگر گندگی ہے تو اس کو بدلنے کی ضرورت ہے, شرعی ناپاکی نہیں تو کوئی مسئلہ نہیں, اب معاملہ باس کا ہے تو پھر جاب چھوڑ دیں انشاءاللہ, اس کوئی دوسری جگہ جاب کرے وہ انشاءاللہ زیادہ خیر اور بہتری اور برکت کا باعث ہوں انشاءاللہ. السلام علیکم شیخ, آپ محکمے میں کبھی کام کرتے وقت دین کے اوپر چلے تو کبھی کبھی لوگ ٹانٹنگ وغیرہ بھی کرتے ہیں, ایسے ٹائم میں صبر کرنا چاہیے کہ ان کو ذرا سخت لہجے میں بھی جواب دینا چاہیے, اس کی وضاحت کیجیے. میں نے ایک اچھا سوال کیا کہ پریکٹیکلی فیلڈ میں اپنے ڈپارٹمنٹ میں اپنے آفس میں جب جاب کرتے ہیں تو لوگ کچھ بھی سوال کرتے ہیں دین کے بارے میں اور کبھی کبھار ٹانٹ مارتے ہیں, تکلیف ہوتی ہے اس سے انسان کو دین پہ عمل کرنے میں, تو کیا کریں؟ پہلی چیز, جب کوئی آپ کو دین کے لیے تکلیف دے تو آپ جو ہے انبیاؤں کو یاد کیجیے کہ ان کو بھی دین کی وجہ سے تکلیف آئی. دوسرا, زمین زمانہ ماحول قوم سماج اور ڈپارٹمنٹ کے اعتبار سے دعوتی ہے یا اس کو یہاں روکنا ضروری ہے, دین پہ الزام آ رہا ہے تو وہیں کاٹنا ضروری ہے اور لگتا ہے اس سے ایک نیا ایونیو کھل رہا ہے دعوت کا, اس کو استعمال کرنا ضروری ہے, ڈیپینڈ ہے. جیسے مثال کے طور پر ایک صاحب سے کسی نے سوال کیا, یہ مذاق کے طور پہ تھا, جوک بنانے کے طور پہ تھا, ارے سر آپ نے داڑھی کیوں رکھ لی, ٹیچر تھے, ارے سر آپ نے داڑھی کیوں رکھ لی, سر نے کیا جواب دیا, میری بیوی کو بہت پسند ہے. خاموش, کچھ بول ہی نہیں سکتے, بیوی کو پسند ہے نا, تو اگر وہ بولتے دین اور اسلام میں تو کہیں اور لے جانے والے ٹاک, انہوں نے ادر ڈائریکشن میں لے گئے. یہ حکمت ہوتی ہے وقت کی, زمین زمانے کی. ایک بار مجھ سے ایک آدمی آ کے پکڑ لیا, آپ داڑھی کیوں رکھتے مسلمان, اب میں اس کو جواب دے رہا, ایک شروعاتی دور تھا میرا تو وہ سارے ایکسپلینیشن یہ وہ کچھ نہیں جم رہے اس کو, ایک دم جاہل جٹ دکھ رہا. تو اس کے پاس ایک پین لگا ہوا تھا, پین پر ایک فوٹو تھی ان کے دھرم گرو کی, آپ پتہ نہیں گرو بول سکتے کہ نہیں بول سکتے, لیکن تب تھے وہ گرو, ابھی بیچارے اندر چلے گئے, فوٹو تھی ان کی. تو میں نے دیکھا فوٹو, میں نے کہا انہوں نے کیوں داڑھی رکھی, تو بولے یہ اسپریچول ہونے کے لیے, ریلیجیس ہونے کے لیے, نیک ہونے کے لیے یہ لوگ رکھتے ہیں. میں نے کہا ہمارا دین چاہتا ہے سب اسپریچول ہو, سب نیک ہو, سب دیندار بنے, اس لیے ہم کو. تو بات سمجھ میں آ گئی, مطلب اس کو نہیں سمجھ آتا, وہ صرف کراس کر رہا ہے ہر چیز کو. تو یہ ڈیپینڈ ہے زمین زمانہ حالات قوم, کوشچن کیوں کس انٹینٹ سے پوچھا جا رہا ہے. جیسے وہاں وہ سر دوسرے پورے ٹیچرس میل اور فیمیل کے سامنے جوک بنانے کے لیے داڑھی کا وہ کر رہے تھے, انہوں نے رپلائی کیا میری بیوی کو پسند ہے, اب ختم ہی ہوگا مطلب معاملہ, سر میری وائف کو بہت پسند ہے, मामला इशू ही ख़त्म हो गया। अब नेक्स्ट क्वेश्चन ही नहीं रहा, नेक्स्ट फिर अब वो दावत देंगे इस्लाम में क्या है, लेकिन वो दे चुके थे, लेकिन अभी उसने सिर्फ एज अ जोक बनाने के लिए किया था। तो आप भी जहाँ काम करते जैसे भी, वो आदमी पूछने वाला एज अ इंक्वायरी पूछ रहा है मालूमात के लिए, अरे भाई क्या है तुम्हारे धर्म में ये मार धार चलते रहती, ये क्या है जिहाद, तो अभी इसका इंक्वायरी है। एक वो सब मालूम है, अरे इनका ऐसे ही रहता मुसलमानों का, समझे वो जोक है। तो आप देखिए, सवाल को समझिए, शख्सियत को समझिए और उसके मुताबिक उसको जवाब दीजिए। मतलब हर बार ज़रूरी नहीं कि उसके क्रॉस क्वेश्चन पे आप रिटेलिएट जवाबी कार्रवाई करें, बल्कि कभी खामोशी इख्तियार कीजिए, कभी हिकमत से जवाब दीजिए जो है, और कभी ऐसा कीजिए कि उसको उसकी अकल ठिकाने आ जाए। समझ रहे बात को? तो ये डिपेंड है, तो हम ऐसा नहीं बोल सकते कि यही तरीका है आप डट कर जवाब दे उसको क्रॉस वो करे। नहीं, हम एक दाई कौम है, हमको दावत देना है लोगों को, चाहे वो हमारी बात माने या ना माने, हमें अच्छा हमें बुरा समझे, हमारे खैर ख्वाह या हमारे खिलाफ काम करें, हम उनके खैर ख्वाह रहेंगे हमेशा, उनके बारे में अच्छा सोचेंगे। ये एक दाई होने के नाते हमारा मिजाज हमारा नेचर होना चाहिए। तो लिहाजा आपको एनालाइज करना पड़ेंगे, एनालाइज करके सिचुएशन के एतबार से आपको बात करना पड़ेगा। अब वहाँ देखिए, पूछने वाला नॉलेज के लिए पूछ रहा है, टॉन मारने के लिए पूछ रहा है, दीन का मजाक उड़ाने की पूछ रहा है, तो आप डिपेंड है कितने सख्ती तक किस लेवल पर जाएंगे। अच्छा, इसमें यह भी डिपेंड है कि वो आपको प्रोवोकेट कर रहा है, सिर्फ भड़का रहा है ताकि वो पहले से बोल के लाए, देखो मुसलमान बहुत जोशीले भड़के हुए रहते, कुछ भी अड़े चाले करते, अब देखो मैं इससे एक सवाल करता ये कैसा नाचता, अब आपने आप सवाल किया और आप वाकई में भड़क गए। तो आप ये भी देखिए कि वो आदमी किस फितरत का है, चूंकि आप अपने डिपार्टमेंट की बात करें ना, कोई एक तो जाहिर सी बात है आप वहाँ के लोगों को जानते हैं, अगर ये ऐसे इश्तियाल वाली बातें करके, बहकाने वाली भड़काऊ बातें करके आपको उचका देता और फिर सबको बोलता देखो वैसा है, तो यहाँ आप कामली रहिए और बोलिए सर बहुत अच्छा क्वेश्चन है, मैं बाद में जवाब देता हूँ, मतलब, और बाद में ऐसी जगह उसको नस पे नस्सर मारिए जहाँ वो नहीं चाहता कि आप उसे क्लेरिफिकेशन दे। फिर सर उस दिन आपने एक क्वेश्चन पूछा था ना, अब समझो बड़े साहब सामने आ गए, बॉस आ गए, आप उसको रिटेलिएट कीजिए। अब यहाँ भी बोलना है क्वेश्चन राइज हो गया और आपने पूछा था उस दिन, बोलना अब मैं करता हूँ, तो इन फ्रंट ऑफ अथॉरिटी वो फिर दब जाता, अरे यार ये तो फंसा दिया इसने मेरे, समझ रहा। तो ये सारी चीज़ें डिपेंड है, लेकिन एक बात हमेशा याद रखिए, हम हमेशा दाइयाना मिजाज के लोग होना चाहिए, हम अपनी हर चीज़ को दावत की तरफ ले जाएं, इस्लाम की खूबियाँ बताने की तरफ ले जाएं। अब वो सवाल कर रहा है तो आप उसका इंटेंशन जानिए, उसके सवाल से ज़मीन ज़माना माहौल हालात के अतबार से आप जवाब दीजिए, कि ऐसा ना हो कि वो साबित करे कि ये भड़काऊ रहते और आप भड़क जाए, बोले देखो हैंस प्रूव्ड होता ना, मुसलमान भड़क जाते ले जाके एक सवाल किया, तुम लोग गाड़ी का गुरे थे आप भड़क गए, हैंस प्रूफ, देखो पहले बोला था ना ये जो भाई के इनको कुछ नहीं करना। तो आप उसको समझिए और उसके अतबार से काम कीजिए, तो इंशाल्लाह अज़ीज़ मैं समझता हूँ अपना काम भी कर पाएंगे, इस्लाम की दावत भी दे पाएंगे और अगला रिलेशनशिप बाकी रखी काम भी कर पाएंगे। आपको ख़त्म नहीं करना है दोस्ती लोगों से, बढ़ाते रहना, लिहाजा ये डिपेंड है सारी चीज़ें हालात के अतबार से और माहौल और ज़मीन के अतबार से। किसी ने एक सवाल किया कि शब बारात के बारे में बताइए, उनमें रोज़ों के बारे में बताइए। तो देखिए सबसे पहली चीज़ तो ये कि शब बारात के ताल्लुक से ये कोई ऐसी ईद या कोई ऐसी जागने की रात किताब व सुन्नत से साबित नहीं है, शब बारात, ठीक है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने जितनी रिवायतों में बयान किया वो है निसफ शाबान, 15 शाबान, निसफ शाबान की रात अल्लाह ताला लोगों को माफ़ करता है, मगफरत करता है, सिवाय उस शख्स के जो कीना परवर हो, जिसके दिल में दूसरे के लिए बुराई होती हो, उसके अलावा सबको माफ़ कर देता है। ये बातें जो है ये रिवायतें हसन दर्जे तक पहुंचती हैं। तो लिहाजा इस रात की फजीलत यह है कि इस रात निसफ शाबान को अल्लाह ताला लोगों को माफ़ करता है, सिवा उस को छोड़ के जिसके दिल में कीना हो। इसके अलावा इस रात को मनाना या इसमें स्पेशल जागना या स्पेशल किस्म की इबादतें करना ये साबित नहीं है। अब हमारे पास हिंदुस्तान के अंदर बहुत सारी चीज़ें क्लब कर दी गई है। सबसे पहले तो शब बारात, ये नाम कहाँ से लाया गया? 15 शाबान तो है हदीसों में, शब बारात कहाँ से ला गया? जब शबे बरात का एक्सप्लेनेशन मांगा गया तो बोले ये रात नफरत के इजहार की रात है, गुनाहों से, मासियत से, बुराई से, बुरे लोगों से, बोले हम नफरत का इजहार करते, बरात बरात बरात, ठीक, ये एक्सप्लेनेशन दिया जाता है। तो सवाल ये एक्सप्लेनेशन या ये बात सहाबा से, ताबईन से, तबे ताबईन, चूंकि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम से तो है ही नहीं, कहाँ से साबित है? इमामों से, जिस इमाम को मानने का दावा करते हैं, इमाम अबू हनीफा ने कभी इस रात के बारे में, इस रात के फजाइल के बारे में कोई बाब लिखा? बताइए, सवाल ये है। तो रात की फजीलत होना उसके मनाने की दलील नहीं है, ठीक है। फतेह मक्का हुआ, अल्टीमेट कामयाबी थी, लेकिन मनाएंगे क्या? अल्लाह रब्बुल इज्जत ने सुलह हुदैबिया को जो है क्या कहा? फतेह मुबीन कहा, खुली कामयाबी। तो क्या उस दिन भी हम कुछ मनाएंगे? ठीक है, इसी तरह जो है जिलहिज्जा का महीना या मुहर्रम एहतराम वाले महीने, इनकी फजीलत है, تو کیا ان میں بھی آپ پورا مہینہ منائیں گے؟ چار مہینے فضیلت والے، ان میں بھی دس ذی الحجہ کی، نو کی اور دس کی کیا فضیلت ہم سب جانتے ہیں، تو کیا آپ ان کو منائیں گے؟ ٹھیک ہے، دس کو تو عید ہے، وہ تو عیدین تو کوئی مسئلہ ہی نہیں، عید الفطر عید الاضحیٰ اس کو تو چھوڑ ہی دیجیے، تو کیا آپ نو کو بھی منائیں گے آپ؟ سوال یہ ہے، تو فضیلت ہونا منانے کی دلیل نہیں ہوتی، لہٰذا اس رات کی یہ فضیلت روایت نہیں ملتی 15 شعبان کی، اس کے علاوہ جتنی بھی روایتیں وہ من مانی من گڑھتیں بہت ساری جھوٹی ہیں، جیسے کہ ایک روایت آتی ہے جو اس رات کو نصف شعبان کو جاگے دوسرے روز کا روزہ رکھے، مطلب صبح جو ہوتی ہے، مطلب اسی دن کا روزہ صبح جو ہوتی ہے روزہ رکھے، اس کے 120 سال کے گناہ معاف ہوتے ہیں، یہ روایت موضوع ہے، ٹھیک ہے؟ تو لہٰذا اس کے تعلق سے بہت ساری موضوع اور من گھڑت روایتیں ہیں، تو لہٰذا نصف شعبان کو اللہ لوگوں کو معاف کرتا ہے، لیکن اس کو منانا، جاگنا، 100 رکعتیں پڑھنا، قیام اللیل اسپیشل اس رات میں کرنا، اس کے بعد جو ہے سورہ اخلاص والی نماز ہے وہ 11-11 بار 7-7 بار، اور سورہ یاسین کو مغرب کے 7 بار پڑھنا، پھر 2 گانے بول کے نماز 6 رکعت پڑھتے ہیں، 2 رکعت برکت کے لیے، 2 رکعت روزی کے لیے، 2 رکعت عمر میں برکت کے لیے، اور پتہ نہیں 2 رکعت اور کیا رہنے کی نماز، بہرحال 6 رکعت پڑھی جاتی ہے، 7 بار یاسین یا 11 بار پڑھا جاتا ہے، رات میں 100 رکعت پڑھی جاتی ہے، اس 100 رکعت کے اندر ہر اس کے اندر پتہ نہیں کیا کیا 11 بار خل اور 3 بار پتہ نہیں کیا کیا پڑھا جاتا ہے، پھر اس کے بعد اس میں خزائے عمری بول کے نماز پڑھی جاتی ہے، پھر اس رات میں بعد نماز مغرب کھانے بنا کر فاتحہ دی جاتی ہے، پھر اس رات میں یہ مانا جاتا ہے کہ مردے پرول پر چھٹی پر آتے ہیں، مطلب وہ جیل میں گئے چھوڑتے ہیں تھوڑی دیر کے لیے، تو مردے پرول چھٹی پر آتے ہیں، مردوں کی عید ہوتی ہے، مغرب سے چھٹی ملتی ہے تو فجر تک بیچاروں کو چھٹی ملتی ہے، اس رات ایک جھاڑ لگا ہوا ہے آسمان میں، اس کو فرشتے خوب ہلاتے ہیں، جس کے پتے گر گئے اس کا دنیا سے پتا اس سال کٹ ہونے والا ہے، جس کے پتے باقی ہیں وہ یہ سال جینے والے ہیں، اس کے بعد اس رات روحیں گھر میں بذات خود آتی ہے مختلف شکلوں میں، لہٰذا خوشبو لگائی جاتی ہے، اچھے لباس اور کپڑے پہنے جاتے ہیں، تیار ہوا جاتا ہے، مردوں کی پسندیدہ کھانے اور چیزیں بنائی جاتی ہیں، لوگ مردوں کا بھرل میتوں کا انتظار کرتے ہیں فجر تک، پھر فجر میں مردے چونکہ واپس جاتے ہیں تو ان کو چھوڑنے، ہمارے لوگ بھی ان روحوں کو چھوڑنے قبرستان جاتے ہیں، تاکہ جو رات میں چھوٹے تھے مغرب سے فجر میں بہرحال اپنے اپنے جگہ جا رہے ہیں، حالانکہ عقل دیکھا جائے تو روحوں کی بات ہو رہی ہے، وہ وہاں جو ہے میت کو دفنایا جاتا ہے، روحیں کہیں اور جمع ہیں برزخ میں، لیکن بہرحال پھر قبرستان میں پھول وغیرہ چڑھائے جاتے ہیں، اس کے علاوہ بھی ہر علاقے کے ان گنت نئے نئے عقیدے وہ سارے چلتے ہیں، اب اگر کوئی اس کے بارے میں بولے تو پھر وہی شروع ہو جاتا ہے، یہ ایسا ہے، وہ ثابت ہے، وہ حدیث ہے، وہ روایت ہے، تم نام سے ہی ثابت کرنا شروع کرو پہلے، یہ کہاں سے ثابت ہے، پھر وہ اعمال ثابت کرو کہاں سے ثابت ہے، خاص جاگنا ثابت کرو کہاں ثابت ہے، پھر ہم مانیں گے باقی ساری چیزیں، سمجھ رہا؟ تو لوگوں کا عجیب و غریب مزاج، نہیں کر لیے تو کیا ہوا، یہ بھی ضروری جواب دینا، کر لیے تو کیا ہوا، ٹھیک ہے آپ میرے دکان پہ آئے، موبائل 100 روپے کا، 150 نے بیچ دیے تو کیا ہوا، دے دو نا ایکسٹرا 50 روپے، کیا جا رہا تمہارا، کیا ہوا، ارے بھائی کیوں دوں لیکن میں چیز کا، جبکہ یہ پروڈکٹ 100 روپیز کا ہے، ہوتا ہے نا، کیا ہوا، یہ تو خیر ایک مثال دے رہا ہوں میں، لیکن دین میں کیا ہوا جو آپ سوال کریں نا، یہ انتہائی درجے سے گھٹیا سوال ہے، یہ کوشچن ہی غلط ہے، کیا ہوا کیا ہوا، چونکہ کیا ہوا کے چکر میں پورا دین کو ہی بدل دیے، اور اب بولنا پڑا دیندار لوگوں کو یہ دین کے ساتھ کیا ہوا، جو دین پر چلتا ہے بولتا ہے کیا ہو رہا ہے مسلمانوں کی، کیا حالت بنا رکھی ہے لوگوں نے، کیا کیا ایجاد کر لی، چونکہ یہ کر دیا ہم نے، کیا ہوا شب کیا 27 رجب کو جاگ لیے تو کیا ہوا، شب معراج، معراج ہوا لیکن منانا ثابت نہیں، 15 شعبان کو جاگ لیے تو کیا ہوا، فضیلت ہے لیکن جاگنا یہ عبادت ہے اور یہ مردوں کی عید اور یہ فلاں چیز ثابت ہے، اچھا اب تو نیا بھی آ گیا، بولے قرآن سے ثابت ہے، یہ رات اس رات نے بولے قرآن اترا، اس رات قرآن اترا، اچھا بولے وہ انا انزلنا فی لیلۃ القدر تو بولے دونوں بار اترا، وہاں بھی اترا بولے یہاں بھی اترا، ارے واہ عجیب چیز ہے نا، یہ بولے اس رات میں قرآن اترا، انا انزلنا فی لیلۃ مبارکہ، ہم نے اس قرآن کو مبارک رات میں اترا، انا کنا منذرین، ہم نے اس رات اس قرآن کو مبارک رات میں اتارا، تو بولے 15 کو بھی اترا اور شب قدر میں بھی اترا، اب ثابت کرو تو وہ کچھ نہیں لیکن دلیل دینا، چونکہ اب لوگ بول رہے ہیں دلیل تو قرآن، قرآن بولتے آدمی بولتا رہے قرآن سے آگے تو ثابت ہوگا، سمجھ رہا، عجیب اور غریب چیزیں ایجاد کی گئی ہے، کوئی یہ رات قرآن سے ثابت نہیں ہے، وہ جو لیلۃ المبارکہ ہے وہ مبارک رات کب آتی ہے، رمضان میں، اور اس کا نام کیا ہے، شب قدر، یہاں کا ان انزلنا ہوں فی لیلۃ القدر، مطلب قدر رات، قدر والی، قدر و منزلت والی ہے، ان انزلنا فی لیلۃ المبارکہ، سورۃ دخان میں کہا ہم نے ایک مبارک رات میں اتارا، اور تیسری جگہ کہا شہر رمضان الذی انزل فیہ القرآن، رمضان کے مہینے میں قرآن کو اتارا، تو قرآن اترا رمضان میں، رات تھی مبارک اور نام تھا قدر، سمجھ رہے، تو بہرحال نہ قرآن سے ثابت ہے، اچھا لیلۃ المبارکہ ثابت ہو تو تم برات کیوں بولتے ہو، کوشچن ہی آج تک کیا منایا جا رہا تھا، لیلۃ المبارکہ شب برات. اب لوگ پوچھ رہے تو کچھ تو ثابت کرنا ہے نا, تو دے دو ایک ٹائٹل اور لیبل. جو غلط ہے غلط بول دیجئے, چھپاتے رہیں گے تو 100 اور غلط جھوٹ بولنا پڑیں گے اس کو چھپانے کے لیے. لہٰذا اس کا کوئی وجود نہیں ہے, کچھ منانا نہیں ہے, کچھ اسپیشل عبادتیں نہیں, عام جیسا زندگی تھی. ہاں, جو آدمی ہر مہینے کے روزے رکھتا ہے 13, 14 اور 15 کے, تو یہ رکھ لے تو کوئی مسئلہ نہیں. میں ہر مہینے رکھتا ہوں 13, 14, 15, اب اس مہینے میں بھی 15 کیوں چھوڑوں, ہے نا, تو رکھ لے کوئی مسئلہ نہیں. خاص رکھیں گے تو یہ ثابت نہیں, خاص ثابت نہیں, اور یہ فضیلت جو بیان کی ہے ثابت نہیں ہے. لہٰذا جس رات کی بنیادی ثابت نہیں ہے, باقی ساری چیزیں میں سمجھتا ہوں بتانے کی ضرورت نہیں, اس سے میرا تفصیلی عنوان ہے. شب برات کی حقیقت اور ہماری بدعتیں آپ ضرور اس کو دیکھیں. 15 شعبان کو جو شب برات منائی جاتی, اس کی حقیقت یا یہ بدعت ہے, ایسے نام سے میرا لیکچر سے آپ ضرور دیکھیں. اس میں میں نے بہت تفصیل میں ان تمام چیزوں کی, اور لوگ جو دلیل دیتے اس کا رد بھرا تمام چیزیں میں نے پیش کی اس کے اندر. کسی نے ایک سوال کیا کہ مائی نان مسلم کلاس میٹس موسٹلی آسک می وائی آر یو سو اسٹرکٹ وائل آبزرونگ حجاب, مطلب برقع پہنتے ہیں تو کیوں آپ اتنے سختی سے کرتے ہیں. آئی آلویز ریپلائڈ دیم بائی سینگ وی گوئنگ اکارڈنگ ٹو قرآن, مطلب وہ یہ بول دیتے ہیں ان کو کہ ہم قرآن و سنت کے مطابق چلتے ہیں, بٹ دے کراس کوشچن می آلویز دیٹ ادر مسلم ڈزنٹ ویئر برقع ان آل, اینڈ دے سے دیٹ ویئرنگ اے برقع ڈزنٹ میک کمپلسری پروٹیکشن, اینڈ ری کوشچنس می اباؤٹ اے لاٹ آف ٹیررزم. ایکچولی دے ٹیک اٹ ان ٹو اے رانگ ٹریک دیٹ مسلمس آر ٹیررسٹ ایکسیٹرا, واٹ ٹو ڈو اینڈ گیو اے کریکٹ آنسر اباؤٹ دیٹ. کسی نے سوال کیا کہ وہ برقع پہنتی ہے تو لوگ ان سے سوال کرتے ہیں, جب وہ بولتے ہیں کہ برقع پہننے سے حفاظت ہوئی, وہ کہتے ہیں کوئی ضروری تھوڑی کہ برقع پہنے تو آپ کی حفاظت ہو. مسلمان ٹیررسٹ ہوتے ہیں اور مسلمان جو ہے بہت سا ٹیررزم کرتے ہیں دنیا میں, اس کی کیا حقیقت ہے بتائیے. تو سب سے پہلی چیز تو یہ کہ ایک مسلمان عورت جو ہے برقع کیوں پہنتی ہے, اس کے لیے بہت سارے دلائل ہیں, بہت سارے دعات کے سوال کے جوابات آپ کو ملیں گے. میں تو ایک بیسک سوال جنرلی کرتا ہوں لوگوں سے, کہ بہت ساری بار میں دیکھتا ہوں خود اپنی غیر مسلم بہنوں کو کہ جب وہ باہر نکلتی ہے اپنے ٹو ویلر کے اوپر تو ہاتھ میں کچھ تو وائٹ یہاں تک پہن لیتی ہے پورا دونوں, اس کے بعد ایک اپرون ڈال لیتی ہے, پھر اس کے بعد ایک اسکارف باندھ لیتی ہے, پھر اس کے بعد چہرے کو ڈھک لیتی ہے, پھر اس کے بعد چشمہ پہن کے باہر نکلتی ہے. کیوں کیوں, میرا سوال ہے, ورلڈی پروٹیکشن کے لیے, سکن بچ جائیں گی, کپڑے بچ جائیں گے, دنیاوی فائدوں کے لیے. ٹھیک ہے, ہم اس کام کے دنیاوی فائدے بھی اٹھاتے اور آخرت کے فائدے اٹھاتے, اس لیے کہ ہمارے دین نے شرعی اعتبار سے ہم کو کمپلشن کر دیا. سوائن فلو ہوا تھا, پروٹیکشن کے لیے کیا کرنا تھا, لوگوں سے ہاتھ مت ملاؤ, یا ملائے تو ہاتھ دھو اور چہرے پہ ایک باندھ لو. ہماری مسلم عورت سوائن فلو سے ہمیشہ بچی ہوئی رہتی, ہمیشہ کچھ نہ کچھ چہرے پہ باندھا ہوا رہتا, رائٹ. اس کے دنیاوی کئی بینیفٹ سے یاد رکھیں, دینی تو ہم ثابت کر ہی سکتے ہیں, بہت سارے لوگوں نے وہ کی اس کے جوابات دیے ہیں. میں تھوڑا سا کچھ ہٹ کے جواب دینے کی کوشش کر رہا ہوں تاکہ یہ بھی آپ ان سے وہ کر سکتے کوشش. جو نان مسلم کالج تک برقع, مطلب ایک طرح سے نقاب لگا کر, اپرون جیسا برقعے کی شکل میں پہن کر اور چشمہ لگا کر آ رہے ہیں دنیاوی فائدے کے لیے, کہ بیوٹی ہٹ وہ نہیں ہونا, سن کے دھوپ کی وجہ سے ہاتھ خراب نہیں ہونا, ٹھیک ہے, کلر کم نہیں ہونا, دھول مٹی نہیں لگنا. تو اگر ایک مسلم عورت کو یہ فائدے مل جائے آخرت کے فائدوں کے ساتھ کہ اس کے دین نے اسے حکم دیا یہ کرنے کا, تو کیا برائی ہے اس کے اندر. دوسرا وہ کہہ رہے کہ برقع ڈزن میک کمپلسری پروٹیکشن, کون یہ کہتا ہے کہ برقع کمپلسری پروٹیکشن نہیں دیتا ہے, اس کے دنیاوی فائدے تو اتنا ہے کہ زیڈ سیکورٹی سے زیادہ اس کی سیکورٹی ہے. کیا آپ نے کبھی دیکھا ہے کسی راستہ چلتے ہوئے انسان کو کسی برقعے والی کو چھیڑے, اتنی بڑی غلطی کرے, دیکھا ہے کسی نے؟ نہیں دیکھا ہے نا, ہمت بھی نہیں کر سکتا ہے کوئی. تو آپ کون سے پروٹیکشن کی بات کریں جو نہیں ہوتا. یہ برقع پروٹیکشن ہے, یہ برقع خوبصورتی کے لیے پروٹیکشن ہے, یہ برقع برے لوگوں سے پروٹیکشن ہے, لیکن سب سے اصل یہ برقع اللہ کے حکم کی اطاعت ہے. باقی سارے فائدے ہی مسلمان لیتا ہے نا, حکم کی اطاعت کے ساتھ باقی سارے مل رہے ہیں, دھول مٹی دھوپ پانی, ہے نا, خامخواہ کے لوگوں کے دیکھنے سے انسان بچ جاتا ہے, تو بہت ساری چیزیں آپ ان کو ایکسپلین کریں. لیکن چونکہ وہ ہم عمر ہیں نا آپ کے, تو کبھی نہیں سمجھتے, پریکٹیکل ایگزامپل دیجیے, پریکٹیکل ایگزامپل دیجیے تو بات سمجھ میں آ جائے گی. جیسے کہ ایک ایگزامپل, ایک ٹیچر تھے, وہ ایک کلاس میں گئے, تو اس کلاس میں وہ کلاس اتنی بگڑی ہوئی کلاس تھی کہ وہ کیا کرتے تھے, لڑکیوں کی فوٹوز لا کر ٹیگ کر دیتے تھے دیواروں کے اوپر. اب ٹیچر ایسا بیٹھے, کوئی کس نے لگایا, کوئی بول رہا ہی نہیں, اتنے شریر بچے, مطلب کلاسز چاہے سلم میں تھی یا ایسی جگہوں پہ تھے جہاں اسکولس میں ٹیچر کا زیادہ کنٹرول نہیں ہوتا ہے. تو ایک اچھا ٹیچر گیا, لوگوں نے کہا آج تو تمہارا برا لوگ ہیں, سب سے گلی اس کلاس میں جا رہے تم, وہاں لڑکے اتنے بیکار لڑکیوں کی تصویر لگا دیتے ہیں, مطلب کسی کی بھی ہیروئنس کی, ان کی ان کی لگاتے رہے. ٹیچر نے گیا تو بچوں نے آتے بولے, ہاں آپ بولیں گے سر یہ نکالیں گے, انہوں نے, میں کہا بول رہا ہوں, رہنے تو وہ تو اچھا ہے, رہنے تو चलो आगे बात करते हैं। टीचर ने पढ़ाया, दो तीन दिन होने के बाद कहा कि आपसे मैं क्वेश्चन करना चाहता हूँ, अगर ऐसी फोटोज़ आपकी बहनें अपने रूम्स में लगाए तो लड़कों की आपको अच्छा लगेगा? समझ रहे हो? किसी ने भी जॉब नहीं दिया। अगली बार जब टीचर क्लास में आया तो फोटो पूरी निकली हुई थी। फितरी गैरत को जगा दिया टीचर ने, है ना। आप सल्लल्लाहु अलैहि वसल्लम के पास एक नौजवान आया, कहा मैं इस्लाम कबूल करता हूँ लेकिन एक चीज़ की इजाज़त चाहिए, जिना की इजाज़त चाहिए, बाकी सब ठीक। और बकर सिद्दीक रज़ी चिड़गर का, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम मौजूद है और तुम ऐसे सवाल करते हो? आप सल्लल्लाहु अलैहि वसल्लम ने कहा ठीक, कोई बात नहीं, लाओ उस नौजवान। क्या तुम चाहोगे तुम्हारी माँ के साथ कोई ये काम करे? कहा अल्लाह के रसूल कैसे चाहूँगा, कोई और भी नहीं चाहेगा उसकी माँ के साथ। क्या तुम चाहोगे तुम्हारी फूफी के साथ कोई ऐसा करे? अल्लाह के रसूल कैसे चाहूँगा सल्लल्लाहु अलैहि वसल्लम, कोई और भी नहीं चाहेंगे उसकी फूफी के साथ। क्या तुम चाहोगे तुम्हारी बेटी के साथ कोई ऐसा करे? अल्लाह के रसूल कैसे मैं चाहूँगा सल्लल्लाहु अलैहि वसल्लम, कोई और भी नहीं चाहेंगे कि उसकी बेटी के साथ कोई करे। क्या तुम चाहोगे तुम्हारे खाला के साथ पूरे महरम रिश्ते गिनाए? उसने कहा बस मैं समझ गया, फितरी गैरत जाग गई थी उसकी, फितरी गैरत बहरहाल उसकी जाग गई थी। समझ रहा बात को? तो आपके पास बहुत सारी चीज़ें हैं, कभी कभार वो आपसे एक्सप्लेनेशन नहीं समझेंगे, प्रैक्टिकली डेमोन्स्ट्रेट करके बता दीजिए उनको। जब शरीर किस्म के लड़के बैठे होते ना कॉर्नर पे, और जब ये जो बेपर्दा होती जो बचती भागती इधर उधर छुपती फिरती है, तब पता चलता आपको बुरखे क्या है। बुरखे वाले को देखते सब सीधे होते हैं, उसको मत छोड़ो, बुरखे वाली उसके साथ। गलती से अगर बुरखे वाली लड़की किसी गैर बुरखे वाले के साथ भी है तो दूसरे लड़के छेड़ने को डरते, इसलिए कि बुरखे वाले ने गलत समझ ली तो वो बहुत बड़ा मसला हो जाएंगे। तो ये प्रोटेक्शन, इसके कई फ़ायदे याद रखिए, और उसको बोलिए इस्लामिक पॉइंट ऑफ व्यू से ये ज़रूरी है और इसके बहुत सारे फ़ायदे हैं बोलूँ। और आज के जदीद दौर में तो मैं कहूँगा बहुत सारे एग्जाम्पल्स हैं जो आप बता सकते हैं, अगर इतना ही उनको समझना है तो। बहुत सारे न्यूयॉर्क में मैं जानता हूँ ऐसे बहुत सारे सोशल एक्सपेरिमेंट्स हुए हैं, एक औरत बगैर बुरखे की और बुरखे में जब गई तो लोगों के रिएक्शंस क्या थे। मैं समझता हूँ ये एकदम जीता जागता नमूना है, प्रैक्टिकली आप देख लीजिए कि वो एक ही खातून है, मॉडल है, बुरखे में जा रही है, सारे लोग एहतराम कर रहे हैं और वही बगैर बुरखे जा रही है, सारे लोग उसको छेड़ रहे हैं। आप बहरहाल उसको देख सकते हैं और बता सकते हैं कि कैसा प्रोटेक्शन बुरखा बहरहाल लोगों को देता है। रहा टेररिज्म, मैं समझता हूँ टेररिज्म, अगर मुसलमान टेररिस्ट होते, इसका एक बहुत अच्छा जवाब है, मैं भूल गया वो शख्स का नाम, एक सियासतदान थे यूरोप के, उन्होंने कहा था अगर मुसलमान दहशतगर्द होते तो आप और मैं अभी दुनिया में जिंदा नहीं होते। अगर आप और मैं दुनिया में गैर मुस्लिम जिंदा है, ये इसकी दलील है कि मुसलमान दहशतगर्द नहीं है। इसलिए कि अगर दुनिया की 1.2 बिलियन पॉपुलेशन, जो कि फिफ्थ होता है पूरे पॉपुलेशन का, 1/5 पॉपुलेशन अगर टेररिस्ट हो जाए तो ये दुनिया एक दिन भी नहीं चल सकती है। मालूम आपको, सिर्फ हर आदमी को 5 लोगों को मारना है, दुनिया ख़त्म हो जाएगी हर मुसलमान को। उन्होंने कहा अगर तुम जिंदा हो तो ये दलील है कि मुसलमान दहशतगर्द नहीं है, क्योंकि मुसलमानों ने दुनिया के बड़े हिस्से पे राज किया। बताइए अगर वो टेररिस्ट होते या उनका दीन टेररिज्म सिखाता तो क्या इतने अमन और अमान के साथ वो हुकूमतें करते, और इतनी बड़ी बड़ी शायन शान इतनी बेहतरीन हुकूमतें करते, और इतना फायदा उस जमीन को देकर जाते कि जब जिंदा थे तो फायदा दिया, मरने के बाद भी उनके मकबरों से इनकम जारी है, तो ये सब दलील है इसकी कि मुसलमान ना कभी थे ना आज है। अब इंटरनेशनल सिनेरियो में मुसलमान को टेररिस्ट बनाया जा रहा है, इसलिए कि जब तक किसी को दुश्मन ना बताओ तो बहुत सारे प्रोडक्ट सेल भी नहीं होते हैं। प्रॉब्लम ये भी है, अगर मैं ये नहीं बताऊंगा फोटो के अंदर कि खुला हाथ रहने से धूप से काला हो सकता है, देखिए जो धूप में नहीं था वो कितना चमकता है, तो फिर मेरा क्रीम कौन खरीदेगा? तो मुझे दुश्मन बताना है। तो मैं जब दुनिया को बताऊंगा कि एक बहुत बड़ा टेररिस्ट दुनिया के अंदर है, वो मुसलमान है या वो फंडामेंटलिस्ट मुसलमान है, तभी तो सिक्योरिटी कैमरे इतने धड़ल्ले से बिकेंगे। आज हर छोटे छोटा इदारा, हर छोटी से छोटी दुकान लगा रहा सीसीटीवी, क्यों? टेररिज्म। हर चौराहों पर टेररिज्म, मुल्क हथियार के हथियार खरीद रहे हैं, इतना हथियार खरीद रहे हैं कि जितना वो खरीद रहे उतने तो छोटे मुल्कों की सदियां गुजर जाएंगी, मतलब जो भुखमरी में है अफ्रीकन मुल्क ले रहे, क्यों? अपने प्रोडक्शन के लिए। किससे? मैं अमेरिका तो माशाल्लाह पूरे दुनिया को चलाने वाला, हम देने वाला है ना, वो नहीं कर सकता टेररिज्म, तो अब वो किसको क्रिएट करेगा जिसके से हथियार बिके? कोई तो चाहिए ना, एक भाई कोई ना कोई है, तो वो कौन है? समझ रहे आप? सिक्योरिटी सिस्टम कौन खरीदेगा, मिसाइल सिस्टम्स कौन खरीदेगा, मिलिट्री को अपडेट कौन करेगा, ये सारी एक वर्ल्ड पॉलिसी है, इसको समझना पड़ेगा। ये प्रोडक्ट बेचने के लिए एक टेररिस्ट क्रिएट किया गया और हर बात क्रिएट किया जाता है। अगर मुसलमान ऐसे होते जैसा लोग बता रहे हैं تو یہ کبھی نہیں ہوتا, یاد رکھیے, کہ کوئی زندہ ہوتا اس ہندوستان ملک کے اندر. مسلمانوں نے کتنے سال حکومت کی؟ پہلی حکومت اگر جو ہے ہم لے لیں, پہلی حکومت جو دلی میں جو بہرحال قائم ہوئی, ٹھیک ہے, اس حکومت کو لے تو تب سے لے کر آج تک تقریباً 1100 سال مسلمانوں کی حکومت ہوتی ہے, ٹھیک ہے, دلی کے چھوٹے علاقوں میں تھی, ٹھیک ہے. اس کے بعد وہ جو ہے جس کو ہم کہتے ہیں جو ہے غلام تھے, وہ بلبنس تھے جو پہلی بار جو ہے افغانستان سے نکل کر انڈیا آئے, قطب مینار بہرحال جنہوں نے بنایا سب سے پہلی وہ نشانی تھی انڈیا میں بہرحال مسلمانوں کے پریزنس کی. اور اس کے بعد جو ہے دلی میں اور سینٹر میں مسلمان تقریباً 1000 سال رہے, 1857 تک سینٹر میں رہے. جب مغل آخری بادشاہ بہادر شاہ ظفر ہٹ گئے تو سینٹر سے مسلمان ہٹ گئے, پھر اسٹیٹ میں مسلمان تھے, پورے اسٹیٹس, بڑے بڑے اسٹیٹس مسلمان, حیدرآباد اسٹیٹ تھا, بھوپال اسٹیٹ تھا, بنگال اسٹیٹ تھا, اودھ تھا, یہ سب مسلمانوں کے پاس, بڑے اسٹیٹ جتنے بھی تھے, باقی جتنے بھی تھے سب چھوٹے موٹے ہی تھے, اور مسلمانوں کو دیکھتے تھے کہ بھائی کیا لوگ ہیں. بہرحال یہ حال تھا. تو اگر مسلمان دہشت گرد ہوتے تو 1100 سال میں کیا حل کر دیتے اس ملک کا, بتائیے, بتائیے کیا کر سکتے. 5 سال میں حکومتیں ملک کو برباد کر دیتی ہے, میں 1100 سال کی بات کر رہا ہوں. 5 سال میں غلط حکومتیں ملک کو برباد کر دیتی, 5 ایئرس, میں 1100 سال کی بات کر رہا ہوں آپ سے. ڈے ون جب دلی مسلمان آئے تو اس سے لے کر آج تک کی ہسٹری مانگ رہا ہوں میں آپ سے, 1947 تک سمجھیں, یا 1952 تک, حیدرآباد اسٹیٹ جو لاسٹ اسٹیٹ تھا ابالش ہوا, یا جوناگڑھ کو لے لیجیے, 57-52 تک, بتائیے آپ. 5 سال میں کہہ رہا ہوں نا ملک برباد ہو جاتے ہیں, تو میں تو کہہ رہا ہوں 1100 سال کی تاریخ. اگر ہوتے تو مسلمان یورپ میں گئے, یورپ میں انہوں نے حکومت کی, شاہین شان حکومتیں, ٹھیک ہے, ایسی حکومتیں کہ یورپ دیکھتا ہے آج بھی ان حکومتوں. بتائیے اگر مسلمان ٹیررسٹ ہوتے ہیں تو یہ جب بربرس نکل کر مراکش سے نکل کر اسپین پہنچے, تو پہنچنے کے بعد کیا کرنا چاہیے تھا انہوں نے اسپین کے ساتھ, حال برباد کر دینا چاہیے تھا نا. اسپین کی حکومت 900 سالوں تک مسلمان چلا رہے, کیوں چلا رہے, دوسروں کی حکومت جن کو مارنے آئے تھے وہ, اور ایسی حکومت کہ وہاں کے لوگ بول رہے, بلکہ بلانے دعوت دینے والے خود غیر مسلم تھے, وائکنگ حکومت تھی, حکومت سے عوام پریشان تھی, ان کے ٹیکسز سے پریشان تھی, دعوت دی بلبنس کو, مسلمان جو بربر مطلب اس زمانے وہ جو وہاں کی قومیں تھیں ان کو دعوت دی کہ بھائی آپ آئیے, وہاں سے مسلمان ان کے دعوت نہ ان کے ڈیفنس کے لیے پہنچے. اس کے بعد وہ لوگوں نے کہا آپ کے پاس صلاحیت ہے, آپ ہی حکومت کیجیے. 4 سے 5 سال 10 سال کے اندر پورا جو پرتگال جس کو آج بولتے اور اسپین جس کو آج بولتے, پورا مسلمانوں کے انڈر تھا, سوائے اوپر کا میڈرڈ جو سب سے ٹاپ والا ایک کونا حصہ اتنا بچ گیا تھا, بہرحال اتنا ہی بچا تھا, باقی پورے اسپین میں حکومت کے مسلمانوں نے. اسپین سے نکل کے وہ فرانس تک چلے گئے, ٹھیک ہے, مسلمانوں کی فرانس میں کئی کالونیز رہی, ٹھیک ہے, اس کے بعد اٹلی میں رہی, کئی جگہ, بہرحال اب تاریخ لمبی تاریخ ہے مسلمانوں کی, کوئی چھوٹی موٹی نہیں ہے. تو مسلمان 900 سال تک اسپین میں کیوں رہے اور کچھ کیوں نہیں کیا, کچھ کیوں نہیں کیا؟ 1492 میں مسلمان وہاں سے نکلے اور داخل ہوئے, دیکھتے ہیں ابتدائی دور میں, سمجھو 8ویں صدی کے ابتدا میں پہنچ گئے تھے, 7ویں صدی کے بعد, بلکہ 632 میں نبی اکرم صلی اللہ علیہ وسلم وفات ہوتی ہے, 50 ایئرس کے اندر مسلمان وہاں پہنچے ہوئے, مطلب 7ویں صدی کا ابھی خاتمہ بھی نہیں ہوا تو مسلمان پہنچے ہوئے, تب سے لے کر جو ہے 14ویں صدی کے آخر تک 800 سے 900 سال حکومت کی. ان 900 سالوں میں کتنے اسپینیوں کو مارا انہوں نے, بتائیے. اگر یہ ٹیررسٹ تھے تو نہیں, وہ ہندوستان میں مثال لیجیے, ٹیپو سلطان نے دیکھو اتنا ظلم کیے, اورنگزیب نے فلاں کیے, ادھر یہ کیے ادھر وہ کیے, سب بےخوفانہ اور جاہلانہ, اور جس کو کہتے ہیں جس کو علم نہیں ہوتا نا وہ جو ہے ایسی باتیں کرتے ہیں. ایک اگر نالج کو اگر آپ لے, ایک بیس نہیں, یہاں مہاراشٹرا میں دیکھو اتنا ظلم وہاں مراٹھوں پر, اور شیواجی نے پھر بچا لیے ہندوتو کو, ورنہ ہندوازم تو ختم ہو جاتا, یہ بے بنیاد بیس لیس اور ایک دم ایسی بات ہے جس کو کوئی بھی آدمی جو ہسٹری جانتا ہنسے گا پڑھ کر. اس لیے کہ دشمن کسی سے دشمن ہی رکھتا ہے ایک آدمی, اور اپنے فوج میں انہیں دشمنوں کو شامل کریں گا کبھی؟ میں دشمن ہوں مسلمانوں کا, وہ ایک اسلامک راشٹر بنانا چاہتے ہیں, میں ہندو راشٹر کا ذمہ دار ہوں, اور میں کیا کر رہا ہوں اپنے راشٹر کو بڑھانے کے لیے پورے مسلمانوں کو اپنی فوج میں ڈال رہا ہوں. پاسبل ہے؟ ہائیلی امپاسبل ہے. یہ پولیٹیکل وارس تھے, ٹھیک ہے, یہ ستا تھی, انہوں نے اس کے لیے کیا, تو مسلمانوں نے آپس میں کیا. اگر اورنگزیب نے شیواجی سے جنگیں لڑی, اگر لڑی, تو میرا یہ کوشچن ہے, مغل جب آئے تو اس سے پہلے کون تھے انڈیا میں؟ کون تھے؟ لودھی سے پہلے کون تھے؟ خلجی سے پہلے کون تھے؟ تغلق. کوئی نہ کوئی تو مسلمان ہی تھا, مسلمان نے مسلمان کو ریپلیس کیا نا, تو وہ ایسے نان مسلم کو بھی ریپلیس کیے ہوں گے کہیں جگہ, ہائیلی پاسبلٹی ہے نا, مطلب ایک جگہ مسلمان ہی مسلمان کو جو حکومت میں لیتا ہے تو دوسری جگہ نان مسلم سے بھی لڑ سکتے ہیں نا, اس میں کیا اس میں ہوا ہے؟ تو بہرحال یہ ساری چیزیں سمجھنے کی ہے. تو مسلمان ٹیررسٹ نہ تھے, نہ آج ہے نہ کل ہو سکتے, اس لیے کہ ہمارا دین کا نام ہی امن اور اسلام ہے, شانتی ہے. تو یہ سوال ہی نہیں اٹھتا. یہ ساری نیوز ہے, میڈیا ہے, تھوڑے دن میں چلے جائیں گی. ایک بہت اچھے ایک شخص ہے, اس نے ایک ڈاکیومنٹری بنائی مسلم آرکیٹیکچر پر. تو وہ کہتا ہے کہ جب اس نے وہ ڈاکیومنٹری بنائی, ٹھیک ہے, تو وہ ڈاکیومنٹری بناتے وقت لندن میں ٹرین میں بم بلاسٹ ہوئے تھے جب, ٹھیک ہے, میٹرو کے اندر جو ہوا تھا. جب خبر پہنچی بات تم اسلام پہ بنا رہے ہو, دیکھو مسلمان کیا کر رہے, تو وہ انٹرویو دیتے تھے, بولنے لگا یہ ایک نیوز ہے, آج ہے کل ہوا میں اڑ جائیں گی. اس لیے کہ کوئی قوم کیسی ہے یہ پتا کرنے کا سب سے اچھا طریقہ ہے, وہ کیا چھوڑ کر جاتی ہے اپنے پیچھے, اس سے پتا چلتا ہے وہ قوم کیسی ہے. تو جس قوم نے دنیا کی سب سے خوبصورت عمارتیں بنائی ہیں, اور مان لو آپ کو دنیا کی سب سے خوبصورت بلڈنگ کا شرف جاتا تاج محل کو, وہ ایک الگ مسئلہ شرح کی وہ خبر ہے وہ سب, لیکن سب سے خوبصورت بلڈنگ دنیا میں اسی کو مانا جاتا ہے. تو وہ کہتا ہے کہ جو قوم کیسی تھی اگر معلوم کرنا ہے تو وہ کیا چھوڑ کر کے دیکھو. اور وہ کہتا ہے اگر یورپین بلڈنگس کو آپ دیکھیں گے, اندھیرا ہے اور سیکریسی نظر آتی ہے, اور ایسی چیزیں بناتے ہیں جن کو دیکھنا دل پسند نہیں کرتا ہے. اسلامک آرکیٹیکچر دیکھے تو کھلا ہوتا ہے, اجالے سے بھرا ہوتا ہے, اور دیکھ کر دل خوش ہوتا ہے. دیکھیے آپ یورپ کے کنسٹرکشنز دیکھیے, آپ دیکھ کر گھن آتی, شیر اس کے منہ میں سے پانی نکل رہا, اور ڈرائیگنس وہ کھلے ہوئے, اور اتنے چھوٹے چھوٹے اندھیرے والے, روشنی نہیں آنے والے. اسلامک آرکیٹیکچر ہوتا ہے, یہ آرکیٹیکچر بتا رہا ہے یہ قوم کتنا اونچی سوچ رکھنے والی قوم اور کتنی امن پسند. بہرحال بہت ساری چیزیں پریکٹیکلی آپ کو ایکسپلین کرنے کے لیے, آپ ان فیکٹس کو جانیے اور لوگوں کو ایکسپلین کیجیے. رہا آج کی بات, یہ نیوز ہے, آج کو آرگنائزیشن کو آپ ٹیررسٹ کہتے ہیں, کل وہ آفیشیل رولنگ پارٹی بن جاتی ہے اس کنٹری کی. تو یہ ساری چیزیں نیوز چلتے رہیں گی. ایک آرگنائزیشن ٹیررسٹ آرگنائزیشن ہے عراق میں آج, کل ہو سکتا ہے آفیشیل رولنگ پارٹی بن جائے, پھر ہم اس سے تعلقات ہی بنائیں ہمارا ملک. دس از سم تھنگ ڈیپینڈ, یہ ساری چیزوں کو سمجھنا پڑے گا. تھوڑا سا پولیٹیکل سیناریو بھی آپ دیکھیے اور ان کو بہرحال ایکسپلین کرنے کی کوشش کریں. ہم اپنی بات کو بہرحال یہیں ختم کریں گے. وآخر دعوانا ان الحمد للہ رب العالمین, سبحان ربک رب العزت عما یصفون, وسلام علی المرسلین, والحمد للہ رب العالمین.